خضو فروج ہوں۔ اے نبی صلی اللہ علیہ وسلم، ایمان والے مردوں سے فرما دیں کہ اپنی نظروں کو جھکا لیں، اپنی شرمگاہ کی حفاظت کریں۔ جو کارٹون دیکھے گا بچہ، جو فلمیں دیکھے گا، جو فیس بک پہ تصویریں دیکھے گا اور جو یوٹیوب پہ تصویریں دیکھے گا، اس کو کبھی سکون نہیں مل سکتا، چین اور سکون بھی نہیں مل سکتا۔ اللہ تعالیٰ فرما رہے ہیں، مومن سے فرما دیں اپنی نظروں کو جھکا لیں اور اپنی شرمگاہ کی حفاظت کریں۔ یہ اللہ تعالیٰ کی بات ہے، حضور صلی اللہ علیہ وسلم کی بات ہے۔ بے پردہ حسینوں سے ہوا تنگ زمانہ، آنکھوں نے شروع کر دیا اب دل کو ستانا۔ حضرت والا کا شعر ہے، بے پردہ حسینوں سے ہوا تنگ زمانہ، آنکھوں نے شروع کر دیا اب دل کو ستانا۔ رہنا دھوکہ ہے تو، یعنی بے پردہ ہر جگہ عورتیں، یہودیوں نے ایسی چال چلی کہ ہر جگہ انٹرنیٹ کے اوپر، ٹی وی کے اوپر، وی سی آر، اخباروں میں، ہر جگہ عورتیں ہی عورتیں، تاکہ ہم لوگ عورتوں کو دیکھیں، ان کے ایمان مدرسے میں اور کہیں بھی جا کر خوب نور کمائیں، اور موبائل کے اوپر تصویریں دیکھ کے، کارٹون دیکھ کے اپنے سارے نور کو برباد کر دیں۔ کیونکہ بد نظری سے، آنکھوں کو بد نظری سے بچانا فرض ہے، اللہ کی ناراضگی سے بچنا فرض ہے۔ آنکھیں دیکھیں، اللہ تعالیٰ نے آنکھیں دی نا، آنکھوں کو غلط استعمال جو کرے گا، جس کا جو کام ہوتا ہے اس سے وہی کام لیا جاتا ہے۔ آنکھوں میں روشنی دی، اللہ نے منع بھی فرما دیا کہ عورتوں کو مت دیکھنا، اور حسین لڑکوں کو مت دیکھنا، جن کو دیکھ کے دل میلا ہوتا ہے ان کو مت دیکھنا، اور اس کے بعد پھر گندی تصویروں کو دیکھنا موبائل کے اوپر، پھر انٹرنیٹ کے اوپر بیٹھ کے امی ابو کا پیسہ برباد کرنا۔ اللہ تعالیٰ تو سب دیکھ رہے ہیں۔ آپ لوگ ماشاءاللہ مدرسے پڑھنے آئے، چھوٹے بچے اللہ کا نام پڑھنے آئے ہیں، نورانی قاعدہ پڑھنے آئے ہیں، سورہ اما پارا پڑھنے آئے ہیں، اس کے بعد گھر میں جا کے ٹیلی ویژن دیکھنے والا وہ اللہ والا نہیں ہو سکتا۔ ہم ہیں اچھے بچے، ہم کو اللہ والا بننا ہے اور حضور صلی اللہ علیہ وسلم کے طریقے پہ ہم کو چل کے دکھانا ہے۔ ہم ہیں اچھے بچے، ہمیں ٹی وی نہیں دیکھنا ہے، ہمیں ویڈیو گیم موبائل پہ نہیں کھیلنے ہیں۔ اب یہ سب کام مشکل ہوتے ہیں، اللہ والوں کی صحبت سے آسان ہو جاتا ہے۔ اللہ والوں کی صحبت سے گناہ چھوڑنا بہت ہی آسان ہو جاتا ہے، ورنہ ماحول، سارا ماحول ایسے ہی۔ ابھی جیسے ابھی ہم لوگ دادا کو، دادا میرے دادا یہی نماز پڑھتے ہیں، اللہ ان کو جزائے خیر دے، یہ لڑکا دادا کو وہاں پہنچا دیتا ہے۔ تو میں نے ان سے کہا آجاؤ بیان میں، دادا مجھ سے کہنے لگے، اس سے پوچھنے لگے، تو یہ پہلے آجاؤ، آگے آ جائیں آپ، مجھ سے، میں انجینئر بھی ہوں، تو کہنے لگے یہ پہلے انجینئر تھا۔ میں نے کہا دادا میں انجینئر ہوں، میں نے اس سے پوچھا بتاؤ میں انجینئر ہوں یا تھا، اس نے کہا نہیں ہوں۔ داڑھی والا انجینئر نہیں ہو سکتا کیا؟ داڑھی والے، داڑھی رکھ کے کوئی دنیا کی تعلیم حاصل نہیں کی جا سکتی، داڑھی ہے کوئی بریک تھوڑی ہے۔ ایک داڑھی والے نے، حضرت والا ہمارے ساتھ حسابی، ایک داڑھی والے نے، آگے آ جاؤ نا، مزہ آئے گا انشاءاللہ، ہنسی ہنسا کے دین کی باتوں میں اللہ کی محبت میں پھنسایا جاتا ہے یہاں۔ تو ایک داڑھی والے نے لڑکی کے ٹھوکر لگا دی، اب وہ لڑکی بھی، وہ داڑھی والا لگتا ہے رومانٹک مزاج تھا، اس کو بھی لڑکی ملی تھی ٹھوکنے کے لیے، اب اس نے جو ہے لڑکی کو ٹھوکر لگا دی۔ اب وہ بولیے لو بھائی، داڑھی رکھ کے تم جو ہے لڑکی کو ٹھوکر لگاتے ہو؟ وہ، اس نے بھی عجیب جواب دیا، ارے جی سائیں سونی، یہ داڑھی ہے کوئی بریک تھوڑی ہے، جبکہ اس کا یہ عمل غلط تھا، یہ عمل غلط تھا، عورتوں کو تاڑنا، تاڑو نمبر ون بنے رہنا، یہ جو ہے اللہ کو ناراض کر رہا ہے۔ عورت کو دیکھ کے کیا ملے گا؟ اپنی بیوی پہ راضی رہیں، بیوی نہیں ہے تو صبر کریں۔ صبر کیسے کریں گے؟ صبر، الصبر عن المعاصی، مفسرین لکھتے ہیں گناہوں سے بچنے پر صبر کریں۔ دل چاہ رہا ہے، جوانی ہے، چڑھتی جوانی ہے، دل چاہ رہا ہے بھائی اور لڑکے جیسے جوانی برباد کر رہے ہیں، لڑکیوں کے چکروں میں، لڑکوں کے چکروں میں ہم بھی برباد کریں۔ خواتین اس طرح بیان کو ہضم کر لیں، ویسے ہی خواتین کا بیان نہیں ہے کیونکہ نوجوان آئے ہیں، اب ان پہ بیان شروع ہو گیا، ان کو بھی پتا ہے وہ کتنی شریف نہیں ہے خواتین آج کل کی بھی، ڈائجسٹ سے پڑھ رہی ہیں، انٹرنیٹ پہ تصویریں دیکھ رہی ہیں۔ جو بری خواتین ہوتی ہیں وہ کرتی ہیں، نیک خواتین ایسا نہیں کرتی، وہ ڈائجسٹ نہیں پڑھتی۔ نیک خاتون وہ کسی لڑکے سے تعلق نہیں رکھتی ہیں۔ ابو چلے گئے کہیں دین کے کام پر، اور یہ بچی جس کو اللہ نے عزت دی، مدرسے میں پڑھتی ہو اور پھر تم لڑکوں سے باتیں کر رہی ہو، خالہ کے لڑکے، تایا کے لڑکے، چچا کے لڑکے، سمجھ نہیں، کسی کو پتہ ہی نہیں ہے۔ اللہ کو پتا ہے، جو کرتا ہے تو چھپ کے اہل جہاں سے، کوئی دیکھتا ہے تجھے آسمان سے۔ اس لیے شریعت نے خالہ کے لڑکوں سے کو دیکھنا بھی اور ان سے دوستیاں لگانا، ان سے باتیں کرنا حرام شریعت نے کہا ہے۔ خالہ کے لڑکے، تایا کے لڑکے، چچا کے لڑکے، ماموں کے لڑکے، ان سے شریعت نے پردہ رکھا ہے۔ دیور سے بھی پردہ ہے، یعنی شوہر کے بھائی سے، اور جیٹھ سے بھی پردہ ہے، ہماری ماں بہن بیٹی کا، اور ہم مردوں کے لیے بھابھی سے پردہ ہے۔ میرے شیخ فرماتے ہیں بیوی پہ تو مکھن، اور بھابھی، بہت سے لوگ جو غیر شادی شدہ ہوتے ہیں، بھائی تو شادی کر کے لے آیا، अब भाई साहब जॉब पे चले गए, अब सारे जितने गैर शादीशुदा जवान लड़के हैं वो भाभी से मजे ले रहे हैं। और सुनाएं भाभी, क्या हाल है आपके? आपके हाथ की चाय की क्या बात है, टपाल दानेदार तो आप क्या बनाती हैं, आज बना के खिलाएं पिलाएंगी मुझे? हम भाभी के हाथ में हाथ डाल के हाथ मार रहे हैं और उसकी जुल्फों को देख रहे हैं। मेरे शेख फरमाते हैं शैतान ये मिसमेरिज्म करता है, पहले गोरे गाल दिखाता है, काले बाल दिखाता है, फिर ग्राउंड फ्लोर पे धकेल देता है कलमे वाले को, मोहम्मद रसूलुल्लाह कहने वाले को। क्या ये राज देता है कि वो लड़कियों के चक्करों में पड़े, लड़कों के चक्करों में पड़े, गंदी तस्वीरें देखे? सिर्फ कानों को हाथ लगाने से तौबा नहीं होगी, सच्ची तौबा करके फेसबुक का अकाउंट डिलीट करना पड़ेगा। हिम्मत करें, अल्लाह ताला ने हिम्मत दी है, मर्द मुजाहिद बनाया है, यहां नफ्स से मुजाहिदा करें। जिहाद अकबर हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाया, कंजुल उम्माल में रिवायत मिल गई माशाल्लाह, हज़रत मीर साहब बड़े खुश हुए रहमतुल्लाह अलैह, मेरे शेख सानी थे, कि फरमाया अब हम जिहाद असगर से जिहाद अकबर की तरफ जा रहे हैं। या रसूलुल्लाह जिहाद अकबर क्या है? फरमाया नफ्स से जिहाद करना, हर वक्त औरतों से नजर बचाना, गुस्से को पी जाना और खताओं को माफ कर देना, बड़ों का अदब करना, छोटों पर रहम करना, इससे नफ्स की चीख निकलेगी कि नहीं निकलेगी? क्योंकि हमारा दिल तो चाह रहा है कि हम बड़ों से बदतमीजी करें, ये तो हमसे बड़े होते हैं, बड़ी उम्र को पहुंच जाते हैं, अकल कमजोर होती है, बदतमीजी वो झिंझलाहट होती है, बेचारे दादा हैं, नाना हैं, अब्बू हैं, अम्मी हैं, वो जरा डांट लगा देंगे। अम्मी अब्बू के सामने आवाजें बुलंद नहीं करनी है, कंधे झुका लेने हैं। अम्मी अब्बू डांट भी लगाएं तो उनकी डांट को दुआ समझें। इन बातों को गौर से सुनिएगा, क्योंकि यहां मदरसा है, अपना मदरसा है, मैं खुल के बयान करूंगा, यहां कोई पाबंदी वाबंदी नहीं है, मस्जिदों में तो पाबंदियां हो सकती हैं। हक बात पेश की जाएगी, हलवे खाने से अल्लाह नहीं मिलता, थोड़े बलवे भी अपने नफ्स को देने पड़ेंगे। बस हलवे बकरे छतरे हजम शरीफ, क्या मुल्लाओं को क्या हो रहा है, वो वहां पे देख चढ़ रही है ना, तो मजा आएगा। ग्यारहवीं शरीफ की देगे चढ़ रही है, ग्यारहवीं शरीफ की। और ये सब उसके हैं, बिरयानी हजम करने के सब बहाने हैं कि किसी तरह मुर्गे अंदर चले आए। और गलत पीर क्या होते हैं, बगल में तू अगर मुर्गी न लाया बराबर है कि ए पीर तू आया ना आया, गलत पीर अपने मुरीदों से कहते हैं। और ये और क्या कहते हैं, सारे मुर्गे ये सुनकर सहम जाते हैं जब सुनते हैं बस्ती में कोई पीर आया है। कारी साहब आप हंस नहीं रहे, हंसने वाली बात में हंस दीजिए, अपने ही लोग हैं आप भी कारी साहब, हम सब एक ही कैटेगरी के हैं। मदरसा खानका तबलीग और ये तो एक वो वाली बात हो, और उससे ऊपर हम मुसलमान भाई भाई हैं कि नहीं, तो आप बताइए। मैं अल्लाह वालों का खादिम हूं, मैं कोई दीन के खिलाफ बात कर रहा हूं? उस वक्त जो हंसी नहीं आई, हंसी पे की बात में हंसना चाहिए। नबी सल्लल्लाहु अलैहि वसल्लम, एक बुढ़िया आई, या रसूल्लाह मैं जन्नत में जाऊंगी? हुजूर सल्लल्लाहु अलैहि वसल्लम, नहीं तू जन्नत नहीं जाएगी। ओए रोने लगी, औरतों को रोने का बहुत शौक होता है, जरा सी कोई बात उनको मिल जाए रोना शुरू कर देंगी। आप ऐसी बातों पर बहुत हंसते हो। इतने अरसे से आ रहा है, एक बुजुर्ग के वो है, ये रिश्तेदार है माशाल्लाह, इतने अरसे से आ रहा है मगर वही टाइट जींस की पैंट, हाफ स्लीव शर्ट, और बातें सब पता है इसको, अभी इससे अशार सब पता है, बस किसी दिन चोट लग जाएगी। हमने इससे कोई कहता रहता हूँ कि दाढ़ी रख लो, मगर ये आता रहता है, बड़ा इसका बड़ा तगड़ा दिल है भाई। उसको मजा आता है, हक बात तो है ना भाई, दाढ़ी रखनी चाहिए कि नहीं? इंशाल्लाह आगे जाके रख लोगे, अल्लाह ताला तौफीक दे देंगे। देखें ये भी इंजीनियर है, दाढ़ी रखी हुई है और जॉब पे जाते हैं, अच्छी तनख्वाह मिल रही है, जिसकी ऐसी तनख्वाह आप लोग सोच भी नहीं सकते। तो दाढ़ी रख के तनख्वाह नहीं मिलेगी क्या? अल्लाह ताला दाढ़ी वालों को यूं भूखा मार देंगे क्या? और अगर किसी दाढ़ी रख के रिस्क में कमी आ रही है, तो कहीं शेर भी जोते जाते हैं हल में, जरूर कहीं ना कहीं गड़बड़ चल रही है, जब भी अल्लाह रिस्क में बरकत नहीं दे रहे हैं। वरना अल्लाह का वादा सच्चा है, वमन यत्तकिल्लाह यजअल लहू मखरजा, जो तकवा अख्तियार करेगा अल्लाह ताला उसके सारे मुश्किल हल कर देंगे। व यरज़ुकहु मिन हैसु ला यहतसिब, ऐसी जगह से रिस्क देंगे जहां से गुमान भी नहीं होगा। अल्लाह का वादा सच्चा है। ये हमारी नालायकी है कि हम आंखों से बदनजरी कर रहे हैं, छुप छुप के वीडियो के बहाने औरतों को भी देख रहे हैं, क्योंकि मैं वीडियो पे उनका बयान सुनता हूं, और नीचे जो नंगी औरतें नाच रही हैं, जो फाहिशा औरतें नाच रही हैं, उनको कौन देख रहा है? नहीं, वो तो मैं उनसे आंखें बंद कर लेता हूं, एक्चुअली मैं ऊपर देख रहा होता हूं, नीचे तो मेरी नजर पड़ती नहीं है। बड़े शरीफ मुल्ला है, मुल्ला से मरा मैं अपनी भी बात कर रहा हूं, है बड़े शरीफ है। खोली क्यों वेबसाइट, WW पे गए क्यों हम लोग? मुसलमान को ये राज देता है कि WW पे जाके अपनी इज्जत को रुसवा करे, औरत को देखे, अल्लाह को नाराज करे। मुल्ला से मुराद जितने भी मुसलमान, सब मुल्ला हैं, आधे मुल्ला हैं, जब दाढ़ी रख लेंगे, टखने खोल लेंगे, पूरे मुल्ला बन जाएंगे। भाई अल्लाह ताला ने भेजा इसलिए था कि हम मुल्ला बन के दिखाएं। मुल्ला से मुराद क्या, मौलवी या मौला वाला, सिर्फ मदरसे वाला थोड़ी, जितने भी लोग हैं, रिक्शा चलाने वाला है, यूनिवर्सिटी में पढ़ने वाला, दफ्तर में जाने वाला, जो माँ बहन बेटी जिस भी शोबे से हैं, सबको अल्लाह वाला बनना, गुनाह से बचना, सुन्नत और शरीयत पे चलना, मतलब सीधी सीधी बात है, अल्लाह ताला के अहकाम पे चलना और हुजूर सल्लल्लाहु अलैहि वसल्लम के हुक्मों पे चलना जरूरी है। है ना, बच्चों को भी जरूरी है कि बच्चे भी आप लोग कार्टून मत देखो। अगर घर में टीवी लगा हुआ है, अब्बू टीवी देखते हैं, अम्मी टीवी देखते हैं, तो आप जो है उसका उसमें मत देखो। बोलो, एक शेख आए थे, शेख के गुलाम आए थे, उन्होंने मना किया था कार्टून देखने से। भाई कार्टून में म्यूजिक आती है, म्यूजिक बजती है ना, और हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाया, एक दफा हमारे काली कमनी वाले मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम एक जगह से गुजर रहे थे, कानों में उंगलियां देनी। सहाबी ने पूछा, या रसूलुल्लाह क्यों उंगलियां देनी आपने? फरमाया, इसलिए मुझे गानों की आवाज आ रही थी। एक सहाबी ने भी यही अमल किया कि जब गानों की आवाज आने लगी, उन्होंने कानों में उंगलियां दे ली। तो बच्चों, जब गानों की आवाज आए, बच्चों क्या बड़े की भी बात है, तो कानों में उंगलियां देनी चाहिए कि गाने सुनना अच्छी बात नहीं है। सबको पता है अच्छी बात नहीं है, मगर हम सुनते हैं क्यों? अपने मजे के लिए। वो मजा गानों में नहीं है मेरे दोस्तों बुजुर्गों, अल्लाह के नाम में है। हजरत वाला ने हमें बहुत आशिकाना अल्लाह का नाम लेना सिखाया, अल्लाह जल्ला जलालू, अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह 100 दफा इस तरह अल्लाह अल्लाह करें। मर्दों के लिए औरतें सुभान अल्लाह कर लें इसकी जगह, और 100 दफा ला इलाहा इल्लल्लाह की तस्बीह पढ़ लें। हदीस में आता है जो ला इलाहा इल्लल्लाह 100 दफा पढ़ लेगा, बच्चों आप लोग भी पढ़ लो, मेरा बच्चा भी है 7 ईयर्स का, 7 साल का बेटा है, उसको भी इंशाल्लाह एक दिन लेकर आऊंगा, आप उससे मिलिएगा। वो बड़े अल्लाह वालों की खिदमत में जाता है, शुरू से बचपन से जाता है माशाल्लाह, और वो औरतों से नजर बचाना कोशिश शुरू कर दिए। 7 साल में तो बच्चा ही होता है, 10 साल में औरतों से पर्दा शुरू हो जाता है। तो और माशाल्लाह उसने, मेरे पास भी मोबाइल है, सादा वाला मोबाइल है, क्योंकि मैंने जानबूझ के नहीं रखा हुआ, मुझे भी शौक नहीं है कोई कैमरे वाला मोबाइल रखने का और कोई टच वाला मोबाइल, जबकि मेरे पास अल्लाह ने पैसे दिए हैं, इस्तेआत भी है, जानबूझ के नहीं रखता कि अगर मैं बच गया, कितना ही मैं तकवा से रह लूं, बच्चे बच पाएंगे हमारे? उसमें कितने सारे वीडियो गेम होते हैं बच्चों, मोबाइल पे होते हैं कि नहीं होते? और इस वाले मोबाइल में स्नेक वाला गेम होता है, सांप वाला होता है, और सांप वाले में ये होता है सांप की शक्ल भी नहीं होती। तो उसने, मेरे बेटे ने, 7 साल के बेटे ने हजरत वाला से पूछा, हजरत वाला शाह फिरोज अब्दुल्ला मेमन साहब दामन गातुम आलिया से, कि हजरत क्या मैं ये स्नेक वाला गेम खेल सकता हूँ? उसमें तो बस यूं घूमता रहता है, पागलों की तरह चक्कर काट रहा है वो टक टक टक टक खा लिया उसने, क्या मिलेगा ब्लॉस खाने से? सुन रहे हो, समझ रहे हो बच्चों? मेरे बहुत से लोग बोलते हैं बच्चों को फिल्में ड्रामे तो समझ में आती है, दीन की बातें क्यों नहीं आएंगी? ये दीन की बातें सबके लिए है, वो छोटी सी बच्ची उसके लिए भी जो आई हुई है, मौलाना रफीक की बेटिया, मजे ले रही है, सुन रही हो? क्या नाम है इसका है बेटिया, सुन रही हो बातें? मैं हूं एक नन्ही सी बच्ची, मैं हर सुन्नत अपनाऊंगी। माशाल्लाह, अपने बेटे को ले आए, शाबाश, बहुत अच्छा, खुशी हुई। नशा बढ़ता है शराबे जो शराबों में मिले, यानी जब मुसलमानों की तादाद बढ़ना शुरू होती है, खुशी होती है कि ऐसी जगह ऐसी लोग आ रहे हैं दीन की बातें सुनने, जहां मुनकरात से बचने का बताया जा रहा है। फजाइल तो खूब सुनाए जाते हैं, मगर गुनाहों से बचने, हर घर में केबल ऑपरेटर तो चैनल्स पहुंचाए हुए, बूढ़े बूढ़े नाना पर नाना पर दादा बन गए, और टेलीविजन के सामने पूरी जिंदगी गुजर रही है, उससे सुकून कैसे मिल सकता है? और कहते हैं भाई आदत पड़ गई है, भाई आदत छोड़नी चाहिए, टीवी तोड़ के निकालना चाहिए घर से, ये बुरी आदत है। बच्चों आप लोग सुन रहे हो? तो मेरे बेटे ने, 7 साल का बच्चा है, उसने हजरत से पूछा, हजरत के मैं ये वीडियो गेम, ये स्नेक वाला गेम खेल सकता हूँ, सांप वाला, इसमें कोई तस्वीर भी नहीं होती, उसमें कोई म्यूजिक भी नहीं होती। तो हजरत ने क्या फरमाया, अल्लाह वाले जरा हिकमत से जवाब देते हैं, फरमाया बेटे ये बताओ तुम्हें क्या बनना है? हजरत मुझे अल्लाह वाला बनना है। सब बच्चों को वहां यही ट्रेनिंग दिलवाया थी कि हमें अल्लाह वाला बनना है। तो हजरत ने फरमाया कि ये बताओ कि अल्लाह वाला कोई वीडियो गेम खेलता है? हजरत ने करके दिखाया, पकड़ो भाई माइक, कुछ मदद करो, बीवी के साथ कभी शेख की भी मदद करवानी चाहिए, बीवी को बयान सुनवा रहे हैं तो शेख की भी तो मदद करो, आप पकड़ लें, आपकी बीवी तो अभी नहीं सुन रही ना। आ जाए आ जाए। तो माशाल्लाह कराची से आया, क्या घर वाले बयान सुन रहे हैं, क्या हाल है मां जाहिद, आ जाओ आगे आ जाओ, अस्सलाम वालेकुम। सांगर वाले को भी ले आए, माशाल्लाह, आइए तशरीफ लाइए, आइए, बहुत खुशी हो रही है। देखिए अल्लाह की मोहब्बत में ये सांगड़ से आए, ये मटियारी से आए, ये निजामानी गांव से आए, और एक टंडो जाम वाले कहां वो नहीं आए, और ये निजामानी गांव से आए, इतनी दूर दूर से आए अल्लाह की मोहब्बत में, तो मजा आता है। से दीन सीखने आए, वहां क्या मटियारी में दीन नहीं सिखाया जाता, मगर उनको मुनासबत है इतनी दूर से आए, थोड़ा करीब रखें ताकि आवाज जाए। इतनी दूर से इसलिए आए कि यहां हजरत वाला का लेवल लगा हुआ है, इतने बड़े अल्लाह वालों का गुलाम हूं अल्हम्दुलिल्लाह, जिनके चेहरे को देख के लोगों ने इस्लाम कबूल किया। मेरे शेख लड़कों को भी नहीं देखते थे, हसीन लड़कों से हाथ भी नहीं मिलवाते थे, खिदमतें भी नहीं लेते थे, उनको दाएं और बाएं बिठाते थे कि लड़कों को भी नहीं देखना चाहिए। फरमाते हैं अल्लामा शामी, दुनिया की सबसे बड़ी किताब है फतावा की, वो फरमाते हैं ऐसे लड़के जिनकी मसें भीग रही हों, हल्की हल्की मूछें आई हों, हल्की हल्की दाढ़ी आई हो, 15, 16, 17 साल के लड़के, उनको सर के बालों से लेकर पैरों के नाखून तक देखना जायज नहीं है। یعنی 11 12 سال سے لے کے 18 19 سال تک جب تک ہلکی ہلکی داڑھی آئی ہے کلین شیو والوں کو دیکھ سکتے ہیں جو بڑی عمر کے ہو گئے مگر جن کے قدرتی داڑھی مونچھ نہیں آئی جن کے چہرے پہ کشش ہے میرے شیخ ان کو نہیں دیکھتے تھے اور قریب کرنے کے لیے بس بولے آ جاؤ بیٹے بیان میں آ جاؤ اس کے بعد پھر ہاتھ میں نہیں ملاتے تھے خدمت نہیں لیتے تھے اس سے اور وہ بھی حیران ہوتا تھا کہ ہمیں دیکھتے کیوں نہیں ہیں بہت سے بچے لڑکے ناراض ہو گئے کہ اللہ والے ہاتھ نہیں ملاتے اس لیے نہیں ملاتے کہ اللہ کا حکم ہے وہ اس پہ کوشش کرتے ہیں عمل کرنے کی امرت لڑکوں سے حسین لڑکوں سے اللہ والے ہاتھ نہیں ملاتے بیان میں ایسی کبھی ملا لیا مگر اس کو عادت نہیں بناتے وہ تو میں کیا بات بتا رہا تھا ہاں ویڈیو گیم کی بات تو میں بیٹے نے کہا کہ نہیں حضرت اللہ والے تو ویڈیو گیم نہیں کھیلتے تو میں بتا رہا تھا ویڈیو گیم کیسے کھیلتے ہیں بچوں دیکھو اسکور کرنا ہوتا ایک ہزار اس سے ذہن پہ بھی بوجھ پڑ رہا ہے ہنسے ہوئے ہیں ذہن پہ بھی بوجھ پڑ رہا ہے اور دل بھی دھڑک رہا ہے ہر وقت اور ہر وقت بیٹھے ہوئے تو واش روم بھی نہیں آ رہا ہے واش روم سارا اندر جمع ہوتے آ رہا ہے گیس پہ گیس بن رہی ہے ہارٹ اٹیک ہو رہے ہیں نوجوانوں کو اس لیے یہ ویڈیو گیم وغیرہ اللہ والے ویڈیو گیم نہیں کھیلا کرتے ماشاءاللہ اللہ نے ہمیں مسلمان بنایا سب سے بڑا مسلمان بنایا پھر اس سے بڑی دولت دی کہ مسجدوں سے جوڑ دیا خانقاہوں سے تبلیغی مراکز سے جوڑ دیا مدرسوں سے جوڑ دیا چلو کسی قاری صاحب سے جوڑ دیا نورانی قاعدہ پڑھ رہے ہیں آپ بچوں اماں پارا پڑھ رہے ہو اور سب کو پڑھنا چاہیے نورانی قاعدہ ہر مرد عورت کو سیکھنا چاہیے واجب ہے مردوں کو مردوں سے عورتوں کو اسی قاریہ سے سنا ہے قاری عطا اللہ صاحب کی اہلیہ یا ان کی بچیاں وغیرہ سکھاتی ہیں تو جو عورتیں آئی ہوئی ہیں جو یہاں حیدرآباد میں رہتی ہیں ان کی بچوں سے ان کے خواتین سے اپنی تجوید درست کروا سکتی ہیں ہمیں جائز نہیں ہم خواتین کو دیکھیں نہ خواتین کو جائز ہے ہم ان کو دیکھیں وہ ہمیں دیکھیں جائز ہی نہیں ہے اس لیے عورت کو جائز نہیں کہ ویڈیو والے بیان سنیں اور ویڈیو والی نعتیں سنیں ویڈیو کے دیکھنا کسی کے لیے جائز نہیں ہے میرے شیخ نہ تصویریں کھچواتے تھے نہ موویاں بنواتے تھے تصویریں کھچوانا موویاں بنوانا کہاں سے جائز ہو جائے گا پرانے بزرگوں نے کوئی تصویریں کھچوائی موویاں بنوائی ہیں اس سے تو انسان برباد ہوتا ہے اگر دیکھیے میں مووی بنواؤں گا میرا بیٹا مووی بنائے گا وہ بولے گا میرے ابا بناتے ہیں داڑھی والے بیان کرتے ہیں وہ تو مووی بناتے ہیں میں بھی بناؤں گا کیونکہ میرے ابا بناتے ہیں وہ تو بیان بھی کرتے ہیں وہ بنائے گا پھر اپنی بہن کی بنائے گا پھر اس کو نیٹ پہ ڈالے گا کتنے لوگ نامحرم عورتوں کو دیکھیں گے آپ بتائیے کتنے گھرانے انٹرنیٹ والے موبائل سے تباہ ہو رہے ہیں کہ نہیں ہو رہے ہیں اور سمجھتے ہیں یہ تباہی نہیں ہے ارے دل برباد ہو جاتا ہے عورتوں کو دیکھنے سے روحانیت ختم ہو جاتی ہے عورتوں کو دیکھنے سے چلنوں کا نور اللہ والوں کی راتوں کو جاگنے خدمت کر ایک ایک بجے تک خدمت کری پیر دبائے ان کے قریب رہے اور اسی طرح عالم بن گئے حافظ بن گئے قاری صاحب بن گئے ان سب کا ادب کرنا ہے مگر ضائع کر دیا عورتوں کو دیکھ کے سارا نور برباد کر دیا چلوں کا اور اللہ مدرسوں کا اتنے مجاہدہ 8 سال کے مجاہدات اور حج کا نور عمرے کا نور اور جو ہے بیانات کا نور اور خلافت بھی کسی اللہ والے سے ملی ہوئی ہے میں عورتوں کو دیکھے جا رہا ہے گھر کے اندر پردہ بھی نہیں کر رہے بھابھی آ رہی ہے سامنے بیٹھے ہوئے دیکھ رہے ہیں کہ مجھے معاف ہے واہ بھائی کیا بیان کرنے والے کو عمل نہیں کرنا کیا بیان کرنے والا سب سے زیادہ محتاج ہے اس کو بھی عمل کرنا ہے میں جب اپنے خاندان والوں سے ملنے جاتا ہوں فون کر کے جاتا ہوں کہ جب میں آؤں گا مرد الگ عورتیں الگ اور جو ہے ٹی وی بند ہونا چاہیے اللہ کا شکر ہے جب خاندان والوں میں جاتا ہوں ان کو پتا ہوتا ہے فون کر کے جاتا ہوں جو ہے وہ ٹی وی بند کر دیتے ہیں عورتیں الگ چلی جاتی ہیں میں مردوں سے مل کے آ جاتا ہوں ان کو مگر پہلے بہت خلاف پورے خاندان میرے خلاف ہو گیا یہ آپ کون سا دین لے کر آ گئے یہ بھائی یہی دین اصل ہے حضور اب ہر کوئی عمل نہیں کرتا کسی کی مثال کیوں دیتے ہیں وہ مولوی بھی تو عمل نہیں کرتا بھائی وہ عمل نہیں کرتا ہمیں ہو سکتا ہے اس کا کوئی عمل قبول ہو مولویوں کو نمونہ نہیں بنانا حضور صلی اللہ علیہ وسلم کو نمونہ بنائے اور مولوی کس کو نمونہ بنانا ہے جو سنت و شریعت پہ جان دینے والے اللہ والے عالم ربانی جو کسی کی پرواہ نہیں کرتے وہ میرے شیخ تھے علامہ بنوئی رحمتہ اللہ مفتی ذکی عثمانی صاحب علامہ یوسف بنوئی یوسف شہید رحمتہ اللہ علیہ اور مفتی نعیم صاحب حیدرآباد والے مفتی برہان صاحب ہیں اور ماشاءاللہ بہت سارے ہیں علماء جو عمل کرتے ہیں ماشاءاللہ ان کو نمونہ بنانا ہے جو عمل نہیں کرتے ان کے عمل کو وجہ اور ہمیں بھلے عمل کریں یا نہ کریں ہر عالم کا اکرام کرنا ہے ہر قاری صاحب کا اکرام کرنا ہے کیونکہ وہ امت کے بڑے لوگ ہیں ہم سمجھتے ہیں بڑی پوسٹ والے جیسے ابھی اب بہت سے لوگ بولیں گے آپ اچھی گاڑی پر آئے یہ تو ان کی گاڑی ہے مجھے لے کر آ گئے کراچی سے اور کسی ملا کی اگر اچھی گاڑی ہے تو اس میں کوئی حرج تو نہیں ہے اچھی گاڑی کوئی بری چیز ہے کیا دنیا کو ہی اگر دین بنا لیا جائے تو وہ دنیا دین بن جاتی ہے یہ اپنی گاڑی ان کی کار سرکار میں استعمال ہوئی کہ مجھے اتنی دور سے لے کر آئے کراچی سے اللہ ان کو جزائے خیر دے اور جگہ جگہ بیان ہو رہے ہیں تو ان کو ثواب نہیں مل رہا تو لوگ کیوں بدگمانیاں کرتے ہیں کہ آپ اچھی گاڑیوں میں گھوم رہے ہیں ایک صاحب نے کہا حضرت مولانا ابراؤ صاحب رحمۃ اللہ بہت بڑے اللہ والے تھے اللہ والے تو فرسٹ کلاس سے کم سفر ہی نہیں کرتے ہیں وہ تو اچھا مرغی کھاتے ہیں گوشت کھاتے ہیں ایک مسٹر نے ٹائی پتلون کوٹ والے نے میرے شیخ سے کہا تو حضرت مولانا ابرارو صاحب رحمۃ اللہ فرمایا نے فرمایا اچھا بھائی بیٹے کو پھر تم مولوی بنا دو تمہارا بیٹا اللہ والا بناؤ وہاں ان کی جو ہے نانی مر جاتی ہے سچ بتا رہا ہوں پوری امت اس وقت پریشان ہے ان کو یہی والا مضمون چاہیے بدنظری سے بچنے والا ہر کسی کو اب جب وہ دیکھتے ہیں داڑھی والا ہی خود ہی گندی تصویریں دیکھ رہا ہے بھلے وہ کسی بھی شعبے سے جڑا ہو بھلے خانقاہ سے تعلق ہو وہ داڑھی والا ہی جب وہ دیکھ رہا ہے تو وہ بولیں گے اس سے کیا دین سیکھنا ابے یار میں تو آیا تھا اپنی فیس بک کی اصلاح کروانے یہ تو خود ہی فیس بک پہ ان کا اکاؤنٹ بنا ہوا ہے چل بھائی چل اب وہ بےچارہ دنیا داروں کے ذہن میں کیا ہے سبھی ایسے ہوتے ہیں نہیں ایسا نہیں ہے کچھ لوگ ہیں جو بچتے ہیں وہ کوالٹی والے میڈ ان جاپان کم ہوتی ہے ہر کسی کو ایسا نہیں سمجھنا چاہیے اللہ تعالیٰ نے فرمایا سچوں کے ساتھ رہ پڑو اور سچے پیدا نہ کریں ایسا کیسے ہو سکتا ہے ہم اپنے عمل سے کیوں ایسا امپریشن دیتے ہیں کہ لوگ پھر جبھی تو دور ہوئے داڑھی والوں سے چھپ چھپ کے اسکولوں کے اندر گلیوں کے اندر لوگوں سے موبائل لے کے اور گندی تصویریں دیکھ رہے ہیں کیا ملے گا حضرت والا کا شعر سن لیے بہت درد بھرا ہے اب مجھے کوئی روکے نہیں میں تھک جاتا ہوں اپنی داستان درد سے اختر یہاں مجھے پوری اجازت ہے میں کھل کے بیان کر سکتا ہوں کیونکہ یہاں اپنے لوگ بیٹھے ہیں میں تھک سن لیجئے بھلے نفس کی چیخ نکل جائے بھلے تین دن پیناڈول کھانی پڑے بخار ہو جائے ایک صاحب نے میرا بیان سن کے بتایا میں آپ کے بیان میں اب نہیں آؤں گا مجھے پیناڈول کھانی پڑی بخار ہو جاتا ہے مجھے شدید والا بھائی کھا لو بخار یہ تو اچھا بخار ہے دین کی باتیں سن کے بخار ہو رہا ہے شکر ہے حسینوں کو دیکھ کے بخار نہیں ہو رہا ہے زہر کھلوا دیا حسینوں نے وہ تو خودکشیاں کروا دیتی ہیں حسین جو ہیں ماشاءاللہ اور آج کل کی سب پٹا رہی ہیں لڑکوں کو پہلے تو لڑکے پھنساتے تھے اب لڑکیاں پھنسا رہی ہیں لڑکوں کو کیا وہ پیچھے پڑے رہتے ہیں پاگلوں کی طرح لڑکی کے پیچھے پڑے ہوئے اور پھر کیا ہوا ان کی ٹائمنگ سیٹ ہو گئے لڑکا لڑکی کے ٹائمنگ سیٹ ہو گئے کمرے میں گئے اب وہ ظاہر سی بات ہے واش روم تو آئے گا وہ لڑکا واش روم چلا گیا اب لڑکی نے سوچا میں اپنے ذرا بوائے فرینڈ کو مس کال تو کر کے دیکھوں اس نے کیا نام رکھا ہوا ہے جانو یا جانے من فلاں فلاں آئیے آئیے تشریف لائیے تو پتا کیا نکلا وہ لڑکا تو واش روم گیا ہوا تھا تو جیسے ہی اس نے اپنے بوائے فرینڈ کو مس کال کیا لڑکیوں نے دس دس بوائے فرینڈ بنائے ہوئے ہیں لڑکوں نے بھی تین تین دس دس بارہ بارہ گرل فرینڈ بنائی ہوئی ہیں کیا ملے گا ان سے تو جب اس نے فون کیا نا آپ آگے تشریف لیں اچھا صحیح جزاک اللہ جب اس نے فون کیا تو اس میں کیا لکھا ہوا تھا گدھا نمبر دس لڑکے کا نام کیا لکھا ہوا تھا گدھا نمبر دس یہ ہے گدھے کے القابات ملتے ہیں جوتے ملتے ہیں کوئی کہے گا اس لیے ان سے بچنے کی حدیث میں آتا ہے زنا العین النظر زنا ہے آنکھوں کا نظر بازی ہے ہم میں اللہ کا شکر میں کوئی تقریر رٹ کے نہیں آیا ہوں درد دل سے عرض کر رہا ہوں جو کینسر پھیلا وہی عرض کر رہا ہوں بھلے آپ جا کے بعد میں بات کریں اور بات کرنے سے کوئی فائدہ نہیں الحمدللہ بڑے بڑے علماء کرام کا اعتماد ہے اس وقت مجھے اجازت ہے میں کھل کے بیان کر سکتا ہوں کب تک چپ رہے انسان ہم لوگ ہماری نوجوان نسل تو چھوڑیں بوڑھے بوڑھے لوگ تباہ ہو رہے ہیں نانی بن گئے پہلے جن کو یعنی ٹی وی سے جو کتراتے تھے ان سب نے اسکائپ کھول لیا آئیمو فون اور پتہ نہیں کیا کیا اپنے بیٹے سے لائیو امریکہ بات ہو رہی ہے اور نامحرم عورتیں ایک دوسرے کو دیکھ رہی ہیں دیکھو بیٹا یہ دیکھو وہ دیکھو اور اللہ کی نافرمانیاں ہو رہی ہیں اس لیے ہم لوگ دنیا میں آئے تھے اب شعر سن لیجیے کیا ملے گا گناہ سے اختر لعنتیں بے شمار دیتا ہے گناہ سے کیا ملے گا لعنت ملے گی حضور صلی اللہ علیہ وسلم فرماتے ہیں لعنت تو ایسے شخص پر جو بد نظری کرتا ہے اور ایسی عورت پر جو اپنے آپ کو بے پردہ دکھاتی ہے حضور صلی اللہ علیہ وسلم لعنت فرما رہے ہیں مگر مایوس ہونے کی ضرورت نہیں ہے اللہ تعالیٰ بڑے رحیم و کریم ہیں بڑوں کو بخش دیتے ہیں جگر مراد آبادی شراب پیتے تھے آل انڈیا شراب مشہور تھے شرابی پوری انڈیا میں مشہور تھے اللہ تعالیٰ کا فضل ہوا حکیم الامت مولانا اشرف علی صاحب تھانوی رحمۃ اللہ کے خلیفہ خواجہ عزیز الحسن مزدور رحمۃ اللہ کو دیکھا وہ اس وقت کے بڑی پوسٹ پہ ڈپٹی کلیکٹر اسی طرح ٹوپی انہوں نے لگائی ہوئی تھی اور لمبا کرتا پہنا ہوا تھا اور نظر جھکا کے تسبیح لے کے چل رہے تھے انہیں پوچھا جگر مراد آبادی نے میں تو شرابی ہوں یہ آپ انگریزی داں ہو کے اور انجینئر ڈاکٹر ہو کے یہ لمبا کرتا اور ٹوپی داڑھی کیسے آ گئی آگے انہوں نے فرمایا تھانہ بھون میں ایک اللہ والے ہیں حکیم الامت مولانا شاہ اشرف علی صاحب تھانوی رحمۃ اللہ علیہ میں ان کی صحبت میں جاتا ہوں جب مجھے داڑھی ٹوپی اور یہ لمبا کرتا وہاں سے آ گیا انہوں نے پوچھا کیا میرا مجھ جیسا شرابی بھی جا سکتا ہے کیا مجھ جیسا شرابی آل انڈیا مشہور کیا وہ بھی جا سکتا ہے اتنے اللہ والوں کے پاس انہوں نے فرمایا میں اللہ والوں سے پوچھ کے بتاؤں گا اپنے شیخ سے اپنی طرف سے جواب بھی دیا تو حضرت تھانوی رحمۃ اللہ کو فون ملایا فون تو اس وقت نہیں تھا फैक्स भेजा है जो भी बात पहुंचाई उन्होंने जवाब दिया हजरत थानवी रहमतुल्लाह फरमाया ए अल्लाह वालों का जवाब सुनिए ये होते हैं अल्लाह वाले किसी शराबी को दाढ़ी मुंडाने वाले को और किसी कबाबी को जादी को हकीक नहीं समझते वो उससे मोहब्बत करते हैं उसके अमल से नफरत करते हैं कि उसका जो अमल है वो अच्छा नहीं है और होना भी चाहिए हर गुनाह से नफरत होनी चाहिए गौर से सुने इस बयान को ये कहीं नहीं मिलेगा ऐसे बयान सुनने को क्योंकि नाज शरीफ तो हम लोग सुनते रहते हैं झूमते भी रहते हैं और नाज शरीफ पढ़ने वाले की बातों पे अमल कितना है हमारा पर्दा है हमारे घर में टेलीविजन तो चल रहा है गंदे गंदे सीन आ रहे हैं पूरी फिल्म बैठ के सफेद दाढ़ियां हो गई और बूढ़ी बूढ़ी औरतें हो गई हैं और शर्म भी नहीं आती ड्रामा देख रहे हैं हिंदुस्तान का ड्रामा पाकिस्तान का ड्रामा अगर अल्लाह ने पूछ लिया मैंने तुम्हें इसलिए जिंदगी दी थी उसी वक्त जिस वक्त हम ड्रामा और फिल्में देख रहे थे कितने लोग मुल्तजिम चिट्टे में रो रहे थे कितने लोग रोजे मुबारक में सलातो सलाम पढ़ रहे थे कितने हजरात तबलीग में निकले हुए थे कोई अल्लाह वाला बयान कर रहा था और हम लोग गुनाह के अंदर पड़े हुए समझ रहे हैं बस यही जिंदगी है ये काफिरों की जिंदगी है मुसलमान को जबरदस्त ईमान वाला बनाया है वो मखलूक से नहीं डरता कि अगर मैं टीवी से बचूंगा तो लोग क्या कहेंगे भाई तुम भी तो लोग हो लुगाई थोड़ी हो यू आर मेल नॉट फीमेल ऑल्सो नॉट ईमेल तीसरे नंबर का हंसी भी देना चाहिए बीच बीच में हंसा भी दे जाता है मुफ्ती आशिक इलाही साहब फरमाते थे इजा हंसई था फकत फसई था जो हंस गया समझो फंस गया क्या हाल है आपके खैरियत से माशाल्लाह ये बयान जरा सुनना पड़ेगा इस वक्त खुल के बयान हो रहा है बहुत खुशी हो रही है आप लोग बड़ी मोहब्बत से सुन रहे हैं क्या करें यही तो कैंसर हमारे यहाँ फैला हुआ है अल्लाह ताला मुझे भी तौफीक अता फरमाए हम सबको तौफीक अता फरमाए मुझे भी बचाए मेरे बच्चों को और हम सबको हमारी औलाद को हमारे घर वालों बी बच्चे माँ बाप बहन भाइयों को इस फितने से बचाए मोबाइल के फितने से अल्लाह ताला अपनी रहमत से शर्म भी नहीं आती बिल्कुल जानबूझ के कुरान और हदीस के हवाले से बता रहा हूँ जानबूझ के उस वक्त जिस वक्त कोई गंदी फिल्म का इरादा करता है जानबूझ के भुला देता है कि मैं मुसलमान हूँ जानबूझ के कि हराम मजे लेने के लिए जानबूझ के भुला देता है कि मैं मुसलमान हूँ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का गुलाम हूँ वैसे तो बड़े नारे लगाते हैं मोबाइल जब फोन उनको मिलाओ कफन बांधूंगा सर पे और शाने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और जब मिलने जाओ दाढ़ी भी नहीं है ये कैसा गुलाम है ये कैसा गुलाम है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम के चेहरे से तुम्हें नफरत है नहीं नफरत नहीं है तो फिर दाढ़ी रख के दिखाओ मर्द बनो क्या डरते हो अम्मी अबू से ड्रेस में डरने की बात है अम्मी अबू कहेंगे तो गुनाह कर लो क्या हम गुनाह कर लेंगे अम्मी अबू कहते हैं दाढ़ी शेव करवा दो अम्मी अबू से बदतमीजी नहीं करेंगे मेरे अबू मेरे अम्मी जान मैं आपका पेशाब पखाना उठा लूंगा मगर मैं दाढ़ी पे उस तरह नहीं चला सकता क्योंकि हुजूर सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत मेरे सीने में आ गई है उनके चेहरे पे दाढ़ी सजती थी और दाढ़ी वाजिब है तीनों तरफ से थोड़ी के नीचे से एक मुट्ठी रखना थोड़ी के नीचे से भी और दाएं तरफ से भी बाएं तरफ से भी इसमें कोई किसी का कोई नमूना नहीं है कि आप उनकी तरह कर रहे हैं आप वो भी वो दाढ़ी रख के वो करता है तो करे हम दाढ़ी रख के अच्छे अखलाक से पेश आएंगे दाढ़ी से अल्लाह की मोहब्बत गाढ़ी हो जाती है ये ब्रेन वॉश नहीं हो रहा ब्रेन फुल हो रहा है ब्रेन वॉश उनका है यहूदियों ने फेसबुक सोशल मीडिया पे ब्रेन वॉश हम नौजवानों का कर दिया है कि दाढ़ी मुंडानी चाहिए मैच 3 के ऐड आ रहे हैं लड़के लड़की लड़की दाढ़ी शेव कर रही है और उसका ऐड आ रहा है उस पे देख के हम लोग जाहिर सी बात है कि हमारे वही अच्छे लगेंगे अब वो अच्छा नहीं होते वो शैतानी लोग हैं जो दाढ़ी मुंडा मुंडा के एडवर्टाइजमेंट में आए शैतानी लोग हैं हमें तो अल्लाह वाले अच्छे लगने चाहिए हमें तो नेक लोग अच्छे लगने चाहिए रोजाना सूरह फातिहा में क्या मांगते हैं ए अल्लाह उन लोगों में शामिल फरमा जो इनाम याफ्ता बंदे हैं क्या इनाम याफ्ता बंदे की दाढ़ी होती है कि नहीं होती भाई होती है ना तो हम भी इनाम याफ्ता बंदों में ये पहला स्टेप है दाढ़ी रखना मुसलमान का पहला स्टेप है इसी को हम कबीरा गुनाह में मुलव्विस हैं दाढ़ी मुंडाना कबीरा गुनाह है और 24 घंटे का गुनाह है शेव करना टू कीप द बियर्ड टू शेव द बियर्ड और टू ट्रिम द बियर्ड within a grain of a rice is haram and 24 hour sin ab bbc sunne walon baba si ki bhi sun lo english mein sun lo mashallah hazrat baba ne mujhse english mein hi bayan karwaya tha kyunki main engineer bhi hu khade ho jao tum english mein bayan karo now the four actions to become the friend of allah subhanahu wa taala first action is to keep the beard one fist in line from under the chin from right side of the chin from left side of the chin it is wajib in the light of quran and sunnah and second action to keep the ankles To keep the ankles खुले में रखना अपने टखनों को खुले रखना और सलवार से कुर्ते से पजामा से मर्जी हम इंग्लिश बोलें सिंधी बोलें जरूरी तो नहीं है कि हम इंग्लिश ही झाड़ें इंग्लिश में और याद रखिएगा मेरे शेख फरमाते थे इंग्लिश जबान से नफरत नहीं करनी इंग्लिश बनने से नफरत करनी है इंग्लिश जुबान भी अमेरिकन कोई मुसलमान होगा तो क्या उसको बोलेंगे तुम जाओ तुम इंग्लिश बोलते हो हजरत वाला कितने खलीफा एक खलीफा दो तीन खलीफा हैं अमेरिका में रहते हैं माशाल्लाह दीन फैला रहे हैं वहां इंग्लिश में बयानात कर रहे हैं इतने नौजवान जोड़ रहे हैं क्योंकि सब परेशान हैं खुद क्रिश्चियन भी परेशान हैं इंडियंस भी परेशान हैं काफिर भी परेशान हैं एवरीबॉडी इज सर्चिंग फॉर द कंटेंटमेंट ऑफ द हार्ट फॉर द सेटिस्फिकेशन ऑफ द हार्ट एंड दे आर सर्चिंग द सेटिस्फिकेशन ऑफ द हार्ट इन द पॉर्न साइट्स गंदी फिल्मों में नंगी फिल्मों में सेटिस्फिकेशन तलाश कर रहे हैं सुकून कैसे मिलेगा वो थोड़ी देर की लज्जत होती है मूवी बनवाना हराम तस्वीरें खिंचवाना हराम रिकॉर्ड कर सकते हैं कोई मूवी ना बनाए फायदा भी कुछ नहीं जो बातें बताई जा रही हैं उस पर अमल कर रहे हैं काश कि क्या सहाबा कराम के पास रिकॉर्डर होता था मगर कर सकते हैं रिकॉर्ड वो तो दिल में उतारते थे कि सहाबा कराम हुजूर सल्लल्लाहु अलैहि वसल्लम की बात गौर से सुनते थे क्योंकि वो अल्लाह की तरफ से होती थी और जब हुजूर सल्लल्लाहु अलैहि वसल्लम आखिरी नबी हैं कादियानी काफिर हैं उनके पास जाना भी नहीं चाहिए उनसे तिजारत भी नहीं करनी चाहिए वो लोग बोलते हैं एक नबी और आ गया कोई कहां से आ गया हुजूर सल्लल्लाहु अलैहि वसल्लम आखिरी नबी उनके बाद कोई नबी नहीं आएगा मैं जोशीला नहीं पूरे होश में बहुत अल्लाह ताला मज़ामीन नाफे अता फरमा रहे हैं जिससे दिल बदल जाएगा इंशाल्लाह ताला हवाओ हिर्स वाला दिल बदल दे मेरा गफलत में डूबा दिल बदल दे गुनहगारी में कब तक उम्र काटूं बदल दे दिल का रास्ता दिल बदल दे कब तक हम गफलत में गुजारेंगे बोलो बोलते हैं जवान है तो जवानी तो भाई बुड्ढे बकरे का गोश्त लाते हैं या जवान बकरे का बोलते हैं जवान बकरे का गोश्त लाना अल्लाह के लिए फुसफुसी जवानी रखी है जब दांत लटक जाएंगे ना जब मैं बिल्कुल बुड्ढा हो जाऊंगा ना फिर मस्जिद संभाल लूंगा अरे अभी संभालो अभी अल्लाह पे फिदा हो जाओ जीते जी जवानी अल्लाह पे फिदा करके दिखाओ अल्लाह के लिए बुढ़ापा रखा हुआ है वाह भाई वाह लड़कियों के लिए जवानी अल्लाह के लिए बुढ़ापा है बड़े सियाने बाने हो अल्लाह तो ताला सब पता है मगर अल्हम्दुलिल्लाह ये तो ऐसी मैंने नौजवानों को हंसाने के लिए कह दिया वरना जो बूढ़ा हो जाए उसका इकराम करना चाहिए हदीस में आता है मैं दोस्तों को सुना रहा था सिर्फ हंसाने के लिए बात कही है हदीस में आता है जो जवान अपनी किसी बड़े उम्र वाले की सफेद दाढ़ी वाले की अपने से बड़ी उम्र वाले का इकराम करेगा यानी उसकी इज्जत करेगा उसकी इकराम करेगा तो जब वो बूढ़ा हो जाएगा वो जवान बूढ़ा हो जाएगा हदीस शरीफ में हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं माशाल्लाह कह दीजिए जब वो बूढ़ा हो जाएगा अल्लाह ताला उसको ऐसे जवान अता फरमाएंगे जो उसकी खिदमत करेंगे तो बड़ों का इकराम करना चाहिए एक नौजवान यहाँ बैठा है माशाल्लाह मेरे दादा को 90 साल की उम्र है वो माशाल्लाह दादा को लेके जाता है आता है वो यहाँ बैठा हुआ है इसमें बता नहीं रहा पहले शुरू में बता दिया था क्योंकि वो बस नहीं बता रहा माशाल्लाह बहुत खुशी हुई माशाल्लाह वो यहाँ बयान में आया है मुझे बहुत खुशी हो रही है और उसी की वजह से अल्लाह ताला फजल फरमा रहे हैं मज़ामीन अता फरमा रहे हैं कि किसी का दिल अल्लाह ताला जिस वक्त चाहे जिसका दिल बदल दे अल्लाह ताला की रहमत हर वक्त ठाटे मानता हुआ समंदर है और नौजवान भी इस वक्त तलाश में है कि हमें सुकून नहीं मिल रहा हमने लड़कियों से इतने धोखे खाए हुए हैं इतने धोखे खाए हैं कि अब हम यही तलाश में है कहीं हमें सुकून वाला कोई ऐसा शख्स मिल जाए जो हमें गाइड करे सही रास्ता बताए बताए हमें कि भाई हमें कैसे दीन पे चलना है ऐसे लोग हैं माशाल्लाह जो आपको वक्त देंगे जो आपको बताएंगे कि एक सही रास्ता है क्या इनाम याफ्ता बंदों का रास्ता सही है गुनाहों से बचने वाला रास्ता तक्वा वाला रास्ता सुन्नत पे चलने वाला रास्ता जब भी खाना खाना तुम दस्तरखान बिछाना तुम हाथ धो के खाना खाना तुम बिस्मिल्लाह पढ़ के खाना खाना तुम सुन्नत वाला रास्ता इसमें मजा आएगा कि काली कमली वाले की शान ही निराली है हुजूर सल्लल्लाहु अलैहि वसल्लम के हर हर अमल प्यारा था अब जो है नाज शरीफ सुन लीजिए फरमाते हैं कि मौलाया सल्ली व सल्लिम दाइमन अबदन अला हबीबिका खैरिन खल्की कुल्लिहिमी मौला आप लोग सब मेरे साथ मिलके पढ़िए और झूमिए यहाँ मजा लीजिए बोलो अहले रसूमात झूमते हैं गलत नातों पर मतलब उसमें शिरकी अल्फाज होते हैं के मरहबा या रसूलल्लाह मरहबा या रसूलल्लाह यानी उनका ये अकीदा है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ला रहे हैं ऐसा नहीं होता मेरे दोस्तों बुजुर्गों हुजूर सल्लल्लाहु अलैहि वसल्लम हर जगह हाजिर नाजिर नहीं है अल्लाह ताला हाजिर नाजिर है हुजूर सल्लल्लाहु अलैहि वसल्लम यहाँ से दुरूद व सलाम भेजते हैं तो यहाँ से फरिश्ते लेके जाते हैं बताते हैं कमाल ने दुरूद व सलाम भेजा है और जब अल्लाह ताला हर जगह हुजूर सल्लल्लाहु अलैहि वसल्लम बहुत बाद अज खुदा बुजुर्ग तुई किस्सा मुख्तसर अल्लाह के बाद सबसे बड़ा रुतबा हुजूर सल्लल्लाहु अलैहि वसल्लम ही का है मगर उनको अल्लाह के बराबर कर लेना सही नहीं है उनसे डायरेक्ट मांगना सही नहीं है उनके सदके मांग सकते हैं रोजा मुबारक पे जाके इस तरह कह सकते हैं या अल्लाह हुजूर सल्लल्लाहु अलैहि वसल्लम सदके में ये दुआ कबूल फरमा लीजिए आप हजरात समझ रहे हैं ऐसी बात नहीं है कि हम नाऊज़ बिल्लाह नाते नहीं पढ़ते या हम हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के आशिक नहीं कि हमने चिरागा नहीं किया हुआ अरे आशिक तो वो होता है जिसको हर साल हर सेकंड हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम में फिदा होता हो जो दाढ़ी रख लेता है तो उसका हर सेकंड फिदा हो रहा है कि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि फरिश्तों की एक जमात है जो 24 घंटे दाढ़ी वालों के लिए दुआ करती रहती है 24 घंटे ہر وقت داڑھی والوں کے لیے دعا ہوتی رہتی ہے اور جو داڑھی کو شیو کروائے گا ہر وقت گناہ ملنا ہے اس کو توبہ کر لے اس میں والدین کی اطاعت نہیں کی جائے گی اس میں کسی باس کی بات اور جاب نہیں ملے گی شادی نہیں ہوگی اور فلاں یہ مجھے اٹھا کے لے جائیں گے یہ خامخواہ یہودیوں کی باتیں ہیں کسی کو اٹھایا آج تک یہ خامخواہ کی باتیں ہیں اللہ سے ڈرنا چاہیے جو تقویٰ سے رہیں گے اچھے اخلاق سے رہیں گے اللہ کی مدد آتی ہے اس شخص کے اوپر جو گناہوں سے بچتا ہے جو گناہ سے نہیں بچے گا تو دل میں بے چینی بے سکونی پریشانی رہے گی تو یہ شعر سن لیجئے آپ لوگ سب ملے ساتھ مل کے پڑھ لیجئے مولا یا صلی و سلم دائما ابدا علی حبیبک خیر خلق کلہم مولا یا صلی و سلم دائما ابدا علی حبیبک خیر خلق کلہم صلی علی حبیبنا صلی علی محمد اللہم صلی علی شفیعنا صلی علی محمد الحمدللہ روزہ مبارک سامنے آگیا آنکھوں کے سامنے یہ بالکل سامنے بنا ہوا جالی مبارک یہ گول گول ہے نا بیچ والا یہاں حضور صلی اللہ علیہ وسلم آرام فرمائیں امام مالک رحمت اللہ جس نے میں نے بہت دفعہ دیکھا رحمت اللہ بچپنی سے ابو میرے جدہ لے گئے تھے مجھے اور بہت دفعہ مدینہ شریف کی زیارت ہوئی ہے اپنے شیخ کے ساتھ ولیوں کے سردار عارف باللہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ دو مرتبہ عمرے کی سعادت حاصل ہوئی اور بہت دفعہ روزہ مبارک پہ حضرت مولانا حکیم اختر صاحب رحمۃ اللہ عارف باللہ مجدد زمانہ کے ساتھ روزہ مبارک کے سامنے حاضری ہوئی 150 آدمیوں کا قافلہ تھا ماشاء اللہ سب نظروں بچاتے ہیں کیونکہ وہاں حجن عورتیں بھی آئی ہوئی ہوتی ہیں انہوں نے بھی بڑا پریشان کیا ہوا ہے لفٹ میں گھسی چلی آ رہی ہیں انڈونیشین عورتیں چھوٹی عورتیں اور بولتی ہیں ذرا ہمیں لفٹ دے دیں گے آپ بتائیں گے ہماری ہوٹل کہاں ہے اور حاجی صاحب پاجی بن رہے ہیں آئیے آئیے ہاتھ پکڑ کے لے کے جا رہے ہیں یہ آپ کا ہوٹل یہ رہا جناب اور آپ کا جو نفس حرام مزے لے رہا ہے حج کے اندر بھی اللہ کو ناراض کر رہا ہے اس کا کون حساب دے گا بھائی اللہ کے گھر میں روزہ رسول صلی اللہ علیہ وسلم پہ وہ حجن صاحبہ اللہ کی مہمان ہے اور حضور صلی اللہ علیہ وسلم کی مہمان ہے آپ کو شرم نہیں آتی بے حیائی کر کے عورتوں کو دیکھتے ہیں ایک شخص نے کہا حضرت میں حرم شریف میں جو ہے میں وہ جو عورتیں آتی ہیں نا سفید وہ انڈونیشین عورتیں سفید برقع اور جو ہے وہ سفید رومال چھوٹی چھوٹی قد کی ایسی نورانی لگ رہی ہوتی ہیں ایسی نورانی ایسا نور ہوتا ہے ان کے چہرے پہ حضرت آپ نے دیکھا کبھی حضرت فرمایا بے نالائق تمہیں کعبے کا نور نظر نہیں آیا تم بیت اللہ میں بھی انڈونیشین عورتوں کا نور دیکھ رہے ہو دیکھیے شیطان کیسے پٹی پڑھاتا ہے اور عرفات کے میدان میں کیا بولتے ہیں سب لوگ ارے سب عرفاتی بہن ہیں کوئی مسئلہ نہیں سب بہن بھائی ہیں آپس میں اور یہاں 8 نمبر میں یہ سلسلہ چل رہا ہے جو بھی بازار ہو 8 نمبر بازار ہو ریشم گلی جیسی کوئی بڑی جوان لڑکی آئے گی چھوٹے کو بلائیں گے چھوٹے ذرا پاکولا لانا سنیے آپ کے پاس یہ والا سیمپل ہوگا ہاں ہاں سب سیمپل مل جائے گا تو آپ بیٹھے تو صحیح چھوٹے ذرا دو پاکولا لانا اور کوئی بوڑھی عورت آئے گی منہ آ کے پوری منہ اندر دال اندر دھسے ہوئے 12 نمبر کا چشمہ لگا ہوا ہے او یہ والا سیمپل ہوگا کیا نہیں ہمارے اما جی یہ سیمپل نہیں ہے چھوٹے ذرا اس کو دوسری دکان تک پہنچا دینا یہ ہمارے نوجوانوں نے دکانیں اس لیے کھولی ہیں لڑکی کے کپڑے کی دکان کھولنے کی کیا ضرورت ہے بھائی ہے جیولری کی دکان چوڑیاں پہنا رہے ہیں حیدرآباد کی چوڑیاں مشہور ہیں چوڑیوں کی دکان کھولی ہوئی ہے آپس ہی لگتا ہے آپ کی سائز فٹ نہیں آ رہا چھوٹے ذرا دوسری چوڑی لانا ہاتھ دیجیے گا ہاتھ پکڑ رہے ہیں اور حرام مزے لے رہے ہیں یہ ہاتھوں کا زنا ہو رہا ہے اللہ تعالیٰ ناراض ہو رہے ہیں شرم نہیں آتی اللہ کو ناراض کر کے رزق کمانے میں کوئی برکت ہوگی کیا ہے لڑکیوں کے غیر محرم عورتوں کے میں ایک سوال پوچھتا ہوں بلکہ پہلے حدیث شریف سناتا ہوں ایک صحابی آئے یا رسول اللہ صلی اللہ علیہ وسلم مجھے زنا کی اجازت دے دیجئے کتنا خطرناک گناہ ہے لڑکی کے ساتھ منہ کالا کرنا تو حضور صلی اللہ علیہ وسلم نے فرمایا وہ حضور صلی اللہ علیہ وسلم تھے آج کل کا کوئی غیر تربیت یافتہ مولوی ہوتا کیا بولتا بھاگو یہاں سے زنا کی اجازت مانگتے ہو ایسے بولتا جو تربیت یافتہ اور جو سچا اللہ والا ہوتا بولتا بیٹے بیٹھ جاؤ جوش میں بتاؤ بیٹھو بیٹھو ابھی تمہارا جو ہے ٹھنڈا کرتے ہیں تو نعرے شہوت چے کشت نور خدا مارومی فرماتے ہیں شہوت کی آگ کو اللہ کا نور بجھا دے گا تو حضور صلی اللہ علیہ وسلم فرمایا کہ بیٹھ جاؤ سبحان اللہ پھر فرمایا تمہاری ماں سے کوئی زنا کی اجازت چاہے دو گے اس نے نوجوان نے کہا میں گردن اڑا دوں گا پھر فرمایا تمہاری بہن سے کوئی زنا کی اجازت چاہے دو گے یا رسول اللہ میں گردن اڑا دوں گا اس کی تمہاری خالہ سے پھپھو سے کوئی زنا کی اجازت چاہے دو گے یا رسول اللہ میں گردن اڑا دوں گا پھر حضور صلی اللہ علیہ وسلم فرمایا जिसके साथ तुम zina की इजाजत मांग रहे हो, किसी की मां है, किसी की बहन है, किसी की बेटी है, क्या उसकी लड़की को फंसा के उसकी इज्जत को रुसवा करते हो? बहरहाल अगर किसी ने मुंह काला कर लिया है, सच्ची तौबा कर ले, उस लड़की से जाके नहीं बोले कि मैंने साथ तुम्हारा मुंह काला किया था, मुझे माफ कर दो, अल्लाह ने zina अपना हक रखा है, अब सच्ची तौबा कर ले। अगर किसी लड़के के साथ गुनाह किया है, सच्ची तौबा करे और उसके पास जाए भी नहीं, अल्लाह से माफी मांग ले, अल्लाह जो मैंने गुनाह कर लिया, हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जिन्होंने कुर्बानियां दी, जिस दीन पे हुजूर सल्लल्लाहु अलैहि वसल्लम को खून मुबारक बहा, यानी हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने हमारे लिए कुर्बानियां दी, आवारा गद लड़कों ने ताइफ के बदाने पत्थर मारे काली कमली वाले पे और ऊंट की ओछड़ी डाली गई हुजूर सल्लल्लाहु अलैहि वसल्लम, हमारे लिए बर्दाश्त किया और हम उसका ये सिला दे रहे हैं कि zina और शराब, बदफेलियां और गंदी नंगी तस्वीरें देखना मोबाइल के ऊपर और गंदे गंदे सीन्स मोबाइल फिल्में देखना, ड्रामे देखना और यहूदियों के फेसबुक के अकाउंट में अकाउंट खोलना हमारा, ये उसका सिला है क्या? उसका सिला तो ये था हम दाढ़ियां रखते, हम नजर बचाते, कानों से गाने नहीं सुनते और झूठ नहीं बोलते, वालिदैन की खिदमत करते, पैर दबाते, कभी वालिद साहब के पैर दबाए, कभी अम्मा के पैर दबाए हम लोगों ने, अम्मा की तो बद्दुआएं ली हैं, ऐसा शख्स जो वालिदैन की बद्दुआएं लेता है उसको दुनिया ही में अजाब आएगा, या टांग टूट जाएगी या और कोई कैंसर हो जाएगा, फिर उसका कोई दुनिया भर का कोई इलाज नहीं कर सकता, क्योंकि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बद्दुआ दी है ऐसे शख्स के लिए जो अपने वालिदैन को सताता है, दुनिया ही में उसके ऊपर अजाब आ जाता है। इसलिए पैर पकड़ के आज मैं भी और हम सब लोग वालिदैन से माफी मांग लें, और जिनके चले गए वालिदैन, मम्मी अब्बू चले गए, उनके लिए दुआएं मगफिरत करें, कुछ सदका करें उनके लिए, कुछ होश के नाखून लेने चाहिए, जिंदगी दी क्यों हमने, तुझे पहले बचपन ने बरसों खिलाया, जवानी ने फिर तुझको मजनू बनाया, है ताकत आ गई तो अम्मी अम्बियों पे हाथ उठा रहे हो, बदतमीजी कर रहे हो, ताकत अल्लाह ने दी ना, और वालदेन ने कैसी कैसी मेहनतें करके तुम्हें पाला, अल्लाह ने उनको जरिया बनाया, तो रातों को जागे वाली साहब, वालदा रातों को जागी, खुद जो है गीले कपड़े पे सो गई, बच्चे को जो है सूखी जगह पे सुलाया, वालदेन का बहुत बड़ा हक है। हाँ, मगर अगर वो दाढ़ी मुंडानिया कहेंगे, उनसे बदतमीजी नहीं की जाएगी, उनसे बोलेंगे इसमें अम्मी अब्बू की बात मानी ही नहीं जाएगी, इसमें अम्मी अब्बू मैं आपकी खूब खिदमत कर लूंगा, मैं दाढ़ी पे मगर शेव नहीं करवा सकता मैं, ऐसा मेरा, फिर देखिएगा वही वालदेन थोड़े दिन तो आपको ताने देंगे और उसके बाद वही वालदेन आपसे दुआएं भी करवाएंगे, क्योंकि आप हुजूर सल्लल्लाहु अलैहि वसल्लम के गुलाम बनने जा रहे हैं, हुजूर सल्लल्लाहु अलैहि वसल्लम के तरीके पे चलने जा रहे हैं। जज़ाकअल्लाह। इसमें मेरी अपनी भी नियत है कि मैं अपने लिए भी बयान कर रहा हूँ, मेरे साथ भी तो नफ्स लगा हुआ है, बयान करने वाला खुद सबसे ज्यादा मोहताज होता है कि वो अमल करता है कि नहीं, जो अमल करता है अल्लाह ताला उसकी बातों में तासीर भी डाल देते हैं अल्लाह ताला। तो आप लोगों को अशआर सुना रहा था, कोई अशआर सुना रहा था ना मौला, वो सुना दिया, अब दूसरे सुनाता हूँ कि ये सुबह है मदी, बल्कि दूसरी तरह से वो है ना क्या जो पढ़ते हैं, ये सुबह मदीना ये शाम मदीना, ये सुबह मदीना ये शाम मदीना, मुबारक तुझे ये कयाम मदीना मुबारक। आप लोग सब मेरे साथ मिलके पढ़ लिए, ये मेरे शेख के अशआर हैं जो मशहूर हो गए ना, हजरत वाला रहमतुल्लाह के अशआर हैं, ऐसे आशिक रसूल थे, फरमाते हैं वो, उनका शेर सुन लीजिए, उड़ेगी हवा से जो खाके मदीना, मैं ऐसे गुबारों में मस्तूर होऊंगा। और फरमाते हैं जब रोजे मुबारक सामने आ जाए, जब गुम्बदे खिजरा सामने आ जाए, तो ये शेर पढ़ लो, ये ढूंढती थी गुम्बदे खिजरा को तू, देख वो है ए निगाहे बेकरार, होशियार है जाने मुस्तर होशियार, आ गया शाह मदीना का दियार। हजरत वाला का शेर है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम का दियार आ गया है, अब होशियार हो जाओ, यहाँ और नजर की हिफाज शुरू कर दो, जिन आंखों ने, मैं उनको देखता हूँ जो मदीना देख आए हैं। इमाम मालिक रहमतुल्लाह फरमाते हैं कि ये जिस जुर्तु, ये मत कहो जुर्तु कब्रन नबी सल्लल्लाहु अलैहि वसल्लम, मैंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम की कब्र की ज़ियारत करके आ रहा हूँ, बल्कि ये कहो जुर्तु नबी सल्लल्लाहु अलैहि वसल्लम, मैं हुजूर सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत करके आ रहा हूँ। तो अगर कोई रोजे मुबारक भी ज़ियारत करके आए तो उसको मुबारकबाद देना चाहिए कि माशाल्लाह आप हुजूर सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत करके आ रहे हैं, क्यों? क्योंकि हुजूर सल्लल्लाहु अलैहि वसल्लम काली कमली वाले हमारे महबूब, जिनकी वजह से कायनात बनाई गई, वो अपनी कब्र मुबारक में हयात हैं, ही इज अलाइव इन हिज ग्रेव, वो हयात हैं, और जब हम सलातो सलाम पढ़ते हैं तो वो पहचान जाते हैं मेरे उम्मती आया है। मगर मेरे दोस्तों, बहुत दर्द से अर्ज कर रहा हूँ, अलामा ये बहुत बड़े अल्लाह वाले मौलाना फकीर मोहम्मद साहब थे, पेशावर के बुजुर्ग, हजरत थानवी रहमतुल्लाह खलीफा, उनको कश्फ हुआ روزہ مبارک کے سامنے کہ جو شخص کلین شیف ہوتا ہے داڑھی منڈا کے جاتا ہے روزہ مبارک کے سامنے تو حضور صلی اللہ علیہ وسلم جب پڑھتے نا الصلاۃ والسلام علیک یا حبیب اللہ الصلاۃ والسلام علیک یا رسول اللہ روزہ مبارک کے سامنے جب پڑھتے نا اور یہ روزہ مبارک کے سامنے پڑھنا بھی چاہیے کہ حضور صلی اللہ علیہ وسلم سامنے ہیں تو جو شخص کلین شیف ہو کے جاتا ہے تو حضور صلی اللہ علیہ وسلم جواب تو دیتے ہیں مگر اپنا چہرہ مبارک پھیر لیتے ہیں آپ بتائیے پوری زندگی کھپا دی داڑیاں منڈا منڈا کے اور پوری زندگی کمانے میں لگا دی منع نہیں ہے کمانا آسمان میں جھولو خدا کو مت بھولو اور حضور صلی اللہ علیہ وسلم ناراض ہو جائیں کوئی مومن گوارا کر سکتا ہے بتائیے پھر حضور صلی اللہ علیہ وسلم کو ناراض کر کے کیسے چین ملے گا ہم لوگوں کو گندی تصویریں دیکھ کر کیسے چین ملے گا کیونکہ امت کے اعمال ہم سب کے اعمال پوری امت کے اعمال حضور صلی اللہ علیہ وسلم کے دربار میں پیش ہوتے ہیں ہاؤ سینسیٹیو از دا ہارٹ مولانا یونس پٹیل صاحب انگلش میں بیان کرتے تھے ہاؤ سینسیٹیو از دا ہارٹ آف نبی علیہ الصلوۃ والسلام ان کا دل کتنا حساس تھا کتنا دکھ ہوتا ہوگا کہ میرے اوپر اونٹ کی ہوشی ڈالی گئی حضرت فاطمہ رضی اللہ عنہ رو رہی ہیں کہ ابا جی یعنی حضور صلی اللہ علیہ وسلم کے میرے جن کی وجہ سے کائنات بنائی گئی اونٹ کی ہوشی ڈالی گئی ہے مگر حضور صلی اللہ علیہ وسلم نے ان کو معاف کر دیا یعنی کفاروں کو معاف کر دیا طائف کے لوگوں کو معاف کر دیا کہ ان کے آنے والی نسلیں شاید مسلمان ہو جائیں گی تو ان کو کتنا دکھ ہوتا ہوگا کہ میری امت جو ہے گانے بجانے کر رہی ہے شادیوں میں ناچ رہی ہے لڑکے ناچ رہے ہیں ناچ باقاعدہ میوزک کلاسز ہو رہی ہیں اسکولوں کے اندر اور اپنے آپ کو ٹانگیں ادھر ادھر کر کے یہودیوں کی نقلیں کر کے ڈانس کرتے ہیں شرم بھی نہیں آتی کہ ہم لوگ ڈانس کے لیے پیدا ہوئے ہیں ہمیں مقصد ہی نہیں پتا مقصد کیا ہے وما خلقت الجن والانس الا ليعبدون انسان آج بھلے 12 بج جائیں سن کے جائیے کبھی کبھار اللہ تعالیٰ کا خاص فضل ہوتا ہے میں بھی تو کراچی سے آیا ہوں صبح سے بیان اللہ تعالیٰ کروا رہے ہیں کہ محض اللہ کا فضل ہے تھک گیا ہوں میں بہت نہ اللہ تعالیٰ توقع دے رہے ہیں ابھی جاؤں گا تو میری حالت بہت بری ہوگی جو ہے بہت کچھ کھانا پڑے گا پوری جان لا کے بیان کروں آپ کسی سے بھی دنیا میں پوچھ لیں میں کوئی پیسے لے کے بیان کرتا ہوں ہم لوگ کوئی پیسہ لیتے ہیں اپنا پیسہ خود ہی دیتے ہیں کھانا بھی اپنے پیسوں سے کرتے ہیں ہم لوگ یہ اللہ کا خاص فضل ہے ہمارے بزرگوں کا طریقہ ہے تاکہ ہم چندہ لینے نہیں آئے کوئی آپ لوگوں سے کوئی ایک ایک سے پیسہ مانگنے نہیں آئے جھولیاں پھیلانے نہیں آئے بلکہ یہ جھولی پھیلا رہے ہیں کہ میں اور ہم سب اللہ والے بن جائیں گناہوں کو چھوڑ دیں اس میں بے سکونی ہے پریشانی ہے اس میں خود ہی پرے جب پری سے دل لگائے تو شانی تو آئے گی وہ حضرت والا فرماتے تھے کیوں دیکھی کسی کی وائف کیوں دیکھی کسی کی وائف ورنہ حضرت والا فرماتے تھے نہ دیکھو کسی کی وائف ورنہ کھانی پڑے گی ولیم فائف یہ ایسی دوائی ہے جسے کھا کے نیند آ جاتی ہے یہی بولتے ہیں اتنا بے چین ہوں میں اتنا بے چین ہوں بھائی کیوں بے چین ہے بعد میں حضرت والا فرماتے ہیں ضرور کوئی بات ہے لگتا ہے کسی سے دل لگایا ہوا ہے آپ نے دل جس کا لگ گیا ہو کسی زلف یار میں کیا اس کا جی لگے گا کسی کاروبار میں حضرت والا فرماتے ہیں یہی مولانا رومی فرماتے ہیں جس لڑکی کے زلفوں میں تم پاگل ہو رہے ہو یہ زلفیں بڈھے گدھے کی دم معلوم ہوگی جب بوڑھی ہو جائے گی وہ کوئی کمر جھک کے کھڑے ہو جاؤ وہ جو شعر ہے حضرت والا کے ایکشن کر کے دکھائیں گے حضرت والا کے پاس ایک آتے تھے وہ ایکشن بھی کر کے دکھاتے تھے کہ میں شعر پڑھوں گا یعنی وہ جو لڑکی 16 سال کی لڑکی ہے نانی اما بنے گی کہ نہیں بنے گی اور 16 سال کے لڑکے بھی آج پاگل ہو رہے ہیں اس کو ابھی ایکٹنگ مت کرو عورتیں نہیں دیکھ سکتی عورتوں کو حرام ہے نہ کوئی یہاں لائیو ویڈیو چل رہی ہے آپ لوگ بس صبر کریں جنت میں عورتیں حوروں سے زیادہ حسین کر دی جائیں گی بیٹھو تم تو سب پہلی ہی شادی ہے تم نے سب اچھا 16 سال کے لڑکے بھی کیا کر رہے ہیں اس کو سموسے کھلا رہے ہیں اس کو انار کا جوس پلا رہے ہیں اور اس کو سارے خرچے ہو رہے ہیں اور نانا جی پہ ابا پہ کبھی خرچہ کیا یہ پاکٹ مار کے ابو کے لاکر سے پیسے چرا کے امی کے پیسے چرا کے پرس سے یہ گناہ ہے چوری کرنا اچھے بچے چوری نہیں کرتے جو بھی چیز آئی ابو سے بولو امی سے بولو اور امی ابو نہیں دیتے صبر کرو جب تم خود کماؤ گے ورنہ شوق ہے جا کے ٹیوشن پڑھا کے کماؤ جو چیز کھانی ہے کھاؤ حلال کھاؤ ماں گٹکا تو مت کھاؤ نسوار تو مت کھاؤ سگریٹ تو مت پیو سگریٹ میں سگ مانے کتا ریٹ مانے چوہا کیا چوہا اور کتے کو اپنا منہ میں لگا رہے ہو سگریٹ والے دوستوں سے تعلق بھی رکھنا چاہیے ورنہ گندی گندی حرکتیں کرتے ہیں وہ لوگ جو گلی کے لڑکے ہوتے ہیں نا موبائل لے کے بیٹھے ہوئے گندی گندی تصویریں 10 روپے کی بھروائیں اور خود بھی پاگل ہو رہے ہیں اور گلی کے لڑکوں مدرسے کے لڑکوں کو اور دوسروں کو پاگل کر رہے ہیں کیا ملے گا گناہ کرنے سے کیا مل جائے گا تھوڑی دیر کی لذت تھوڑی دیر کی گندی تصویر دیکھی پھر خود ہی بے چین ہو جاتا ہے خود ہی بولتا ہے میں بہت پریشان ہوں کمبل میں گھس جائے گا پریشان کیوں پریشان ہو توبہ کر لو دیکھا کیوں ایسے لڑکے سے دوستی کیوں لگائی جو گندی تصویریں دکھاتا ہے تو حضرت والا فرماتے ہیں 16 سال کا لڑکا نانا بن جائے گا 16 سال کی لڑکی نانی اما بن جائے گی پھر اس کا کیا اثر ہوگا اب میں شعر پڑھوں گا ایکٹنگ کر کے دکھائیں گے कमर झुक के मिस लाठी है लाठी किसी के पास चलो खुद ही लाठी बन जाऊं कमर झुक के मिसले कमानी हुई कोई नाना हुआ कोई नानी हुई कोई नाना हुआ कोई नानी हुई कोई दादा हुआ कोई दादी हुई कोई खालू हुआ कोई खाला हुई मजा आ रहा है भाई खानका में तो मस्जिद में ये नहीं कर सकते बैठे आप खानका में हो सकता है मदरसे में यहाँ तो कोई अदब इसमें अदब ये क्यों हो रहा है इसलिए हो रहा है शायद क्यों उतर जाए मेरे दिल में इसकी बात हजरत वाला की बात शायद क्यों उतर जाए तेरे दिल में हजरत वाला की बात ताकि हम हसीनों से बच जाएं ये हजरत वाला फरमाते और हसीनों का अंजाम सामने रहे तो आसान हो जाएगा नजर बचाना एक सामने का हजरत जब नानी बनेगी जब देखा जाएगा अभी तो मैं मजे ले लूं अगर उसी वक्त जिस वक्त तुम उससे प्यार कर रहे थे उसी वक्त उसके मुंह पे फालिस गिर जाए आंखों से कीचड़ बहने लगे और पूरे पसीने की बू आने लगे पूरे मुंह पे मोटे मोटे दाने हो जाए उससे पीप बह रहा हो कोई दिल लगाएगा उससे ये सिर्फ जाहिरी हुस्न में मरते हैं गोबर की तश्तरी पे चांदनी का वरक है हजरत वाला का शेर है ये एंटीबायोटिक शेर है गुनाहों से बचने के लिए गोबर की तश्तरी पर चांदनी का वरक है अरे व्हाइट कलर के हुस्न से धोखा मत खाइयो धोखा मत खाना इससे न देखो इन नमक पारों को तुम हरगिज नहीं देखो हजरत वाला का शेर है नमक पारे कौन चेहरों में नमक की वजह से तो लोग पागल होते हैं सुनिएगा न देखो इन नमक पारों को तुम हरगिज नहीं देखो कि ये तिश्ना लबी जाती नहीं नमकीन पानी से मतलब तुम एक दफा देखोगे दिल चाहेगा दोबारा देखो तिबारा देखो देखा क्यों देखने की तो मना फरमा दिया दिल चाह रहा है अच्छा कुरान शरीफ में आता है वरना हर नफ्स अनिल हवा हराम अभी रखें जज़ाकअल्लाह जो अपनी हराम ख्वाहिशात को दबाया ख्वाहिशात होंगी दिल चाहेगा लड़कियों को देखने का दिल चाहेगा शैतान ऐसे लोगों को ज्यादा सताता है जो दीन के शोबों में तबलीग में जुड़ गए मदरसे में जुड़ गए खानका में जुड़ गए अब ज्यादा वसवसे डालेगा अबे यार तबे यार बहुत दिन हो गए चिल्ले लगाए हुए बहुत दिन हो गए खानका गए बहुत दिन हो गए मदरसे गए हुए अब जरा कुछ मजे तो लेके देखे दुनिया वालों को क्या मजा मिलता है कि आते ही नहीं है दीन में आते ही नहीं मजा वजा नहीं है कोई ये बेचैन है ये परेशान है अपनी परेशानी समझते हैं हमें गंदी तस्वीरों से तस्कीन मिलेगा तो हजरत वाला फरमा रहे इनको मत देखो ये प्यास है ये नमकीन पानी से प्यास और बढ़ जाती है समंदर का पानी कोई पिए दिल चाहेगा और पानी पिए आप भले लेट जाएं गाड़ी में जाके आपको नींद आ रही है तो पेनाडोल तो नहीं खानी ये अमरीका छोड़कर आए बताइए और नए नौजवानों पागल हो रहे हो लाइन लगे अमरीका ने मैसी के पीछे पीछे खड़े क्या कर रहे हो वीजा चाहिए अमेरिका का वीजा चाहिए अरे क्या करोगे वहां जाके अमेरिका का वीजा मैं डिग्री लूंगा अच्छा डिग्री लोगे और लड़कियों को जो देखोगे वहां पे है अगर तुम बच गए तुम्हारे बच्चे क्या करेंगे तुम्हारे मदर्स डे फादर्स डे में जाके पेरेंट्स हाउस में छोड़कर आ जाएंगे बच्चे तुम्हें पूछेंगे भी नहीं यहां चटनी रोटी खा लो अमेरिका जाने से बेहतर है क्या करोगे ग्रीन कार्ड लेके अच्छे डॉलर मिल जाएंगे हमारा ईमान तो तबाह हो जाएगा कितने लोग क्रिश्चियन लड़कियों से शादी करके आ गए वहां पे क्या मिलेगा क्रिश्चियन लड़की से शादी ये मकसद था जिंदगी का बल्कि अल्लाह वाला बनना मकसद था ये अमेरिका छोड़ के क्यों आए ताकि यहां पे अल्लाह वालों की सोहबतें मिलेंगी लोग अमेरिका के लिए कितने पागल होते हैं कि नहीं होते आप बताइए ये अमेरिका छोड़कर आ गए वहां भी दाढ़ी रखी हुई थी इन्होंने इनके पूरा घराना माशाल्लाह इस फकीर से ताल्लुक खत लिखता है इस्लाही खत लिखता है और इस्लाह करवाता है इनकी बच्चियां भी बहुत नेक माशाल्लाह पर्दा करती हैं बचपन ही से पर्दा कर रही हैं देखिए और अल्लाह वालों की मजलिस में हजरत का मेरे शेख का बयान होता है रोजाना जाते हैं और मेरे शेख के पड़ोसी हैं अल्लाह वालों के पड़ोसी बन गए अमेरिका को छोड़ा नंगी तस्वीरों को छोड़ा गंदे लोगों को छोड़ा और किसके पड़ोसी बने वलियों के सरदार के खास खादिम हजरत कुतबे जमाना हजरत शाह फिरोज अब्दुल्ला मेमन साहब दामुर गातुम आलिये के पड़ोसी हैं हदीस में आता है रहने मकान लेने से पहले अपना पड़ोसी देख लो इनके पड़ोसी मेरे शेख हैं इस वक्त बताइए माशाल्लाह कह दें नजर ना लगे जाहिर सी बात है इंसान जब हराम ख्वाहिशात को अल्लाह के लिए हिजरत करके आएगा अल्लाह उसकी मदद नहीं कर फरमाएंगे इस फकीर पे भी अल्लाह का फजल हुआ हजरत वहां फरमाया तुम सऊदी अरब छोड़ के आ जाओ सऊदी अरब जाने वालों सुन लो मैं सऊदी अरब जद्दा छोड़कर आ गया क्यों आया अल्लाह का फजल हुआ ताकि मैं भी गुनाहों से बच जाऊं मेरे बच्चे भी बच जाए और मुझे हजरत वाला का कुर्ब मिल जाए और जो है यहाँ पे बहुत दीन का काम हो रहा है आप देख ही रहे हैं हजरत कितने दोस्त आ गए सऊदी अरब में बड़ी पाबंदी है वहां भी अल्हम्दुलिल्लाह मजलिस से करता था चंद लोग आते थे मगर यहाँ जो काम हो रहा है अल्लाह का इतना फजल हो रहा है इतने लोग तौबा कर रहे हैं गुनाहों से देखिए फायदा हो रहा है कि नहीं हो रहा हिजरत करनी चाहिए अल्लाह के लिए जहां से अल्लाह मिले हिजरत कर देनी चाहिए ताकि हमारा हम बच्चे हमारे बच्चे बच जाएं हमारे टाइम टाइम का क्या है अपने अब्बू से बोल देना दोस्त के पास बैठा हुआ था अल्लाह वाले दोस्त नहीं है क्या उनके गुलाम दोस्त नहीं है क्या हां बोलते हैं अल्लाह क्योंकि अब्बू मना करते हैं क्योंकि आजकल इतने फितने बरस रहे हैं बेटे तुम कहां जाने लगे हो उठा के ले जाएंगे तुम्हें फला ले जाएंगे ऐसी कोई बात नहीं अल्हम्दुलिल्लाह मेरे शेख वही दीन सिखाते हैं जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम वाला दीन है वही अच्छे اخلاق والدین کی خدمت بیوی کی خطاؤں کو معاف کرنا جھک کے چلنا تواضع رکھنا دل میں تکبر نہ ہو تو بتائیے آپ کے ابو کے دل میں حضور صلی اللہ علیہ وسلم کی محبت نہیں ہے ہے انشاءاللہ ملیں گے ہم خوشی سے ملیں گے ان سے ان کو کچھ نہیں کہیں گے ایسی بات نہیں ہے مگر بیان میں ایسی باتیں کر سکتے ہیں حضور صلی اللہ علیہ وسلم نے اخلاق سے دین پھیلائے تم میں سے بہترین شخص وہ جس کے اخلاق اچھے ہیں اس میں بھی بہترین وہ ہے جو اپنی بیوی کے ساتھ اچھا ہے دین جو ہے اخلاق سے پھیلتا ہے مگر اخلاق کی وجہ سے گناہ نہیں کرنا ہے کہ اخلاق کی وجہ سے ٹی وی والی جگہ پہ جا کے بیٹھ گئے اخلاق کی وجہ سے عورت کو دیکھنا شروع کر دیا ایئر ہوسٹس آتی ہے سر آپ گرم لیں گے یا ٹھنڈا لیں گے سر کی تو ہوا ہی کھسک جاتی ہے اس وقت ظاہر سی بات ہے وہ بنتی غیر شادی شدہ ایئر ہوسٹس رکھی اس لیے آتی ہے تاکہ مسافر پیسنجرز کا دل اس طرف مائل ہو جائے کوئی سی بھی ایئر لائن ہو سر کی تو ہوا ہی کھسک گئی اس کو دیکھ کے بول رہے ہیں پہلے آپ کولڈ ڈرنک دے دیں اس کے بعد ہاٹ ڈرنک بھی پی لیں گے ہم لوگ ہیں کولڈ ڈرنک دے دیں اس کے بعد ہاٹ ڈرنک بھی پی لیں گے حاجی صاحب لبیک اللہم لبیک کہنے والے لبیک لا شریک لبیک کہنے والے کہ کوئی شریک نہیں اب عورت کو شریک بنا لیا جہاز میں بھی اللہ کی نافرمانی کر رہے ہیں اور عورت کو دیکھ دیکھ کے باتیں کر رہے ہیں حضرت والا کو دیکھا فرسٹ کلاس میں تھے حضرت والا کسی نے ٹکٹ دیا حضرت اللہ والوں کو لوگ ٹکٹ دیتے ہیں تاکہ دین پھیلے پوری دنیا میں پھیلے میرے شیخ پوری دنیا میں جائے گئے تشریف لے گئے ہر جگہ دین پھیلایا امریکہ کے خادم تھے حضرت والا کے سنیں غور سے سنو بیٹے امریکہ کے خادم تھے حضرت والا کے امریکہ میں کتنی فحاشی ہے انہوں نے بتایا حضرت والا جب امریکہ تشریف لے گئے بالکل نظر نیچے تھی نظر بر قدم امریکہ میں کتنی عورتیں ہیں کتنی گندی گندی تصویریں اور گندی گندی عورتیں حضرت والا کی نظریں بالکل نیچے تھیں کیونکہ اپنے ملک میں اللہ والوں سے تربیت لے کے گئے اور وہاں دین پھیلایا اتنے لوگ اللہ کے ولی بن گئے امریکہ میں آسٹریلیا تشریف لے گئے حضرت والا اور ویسٹ انڈیز تشریف لے گئے اور ساؤتھ افریقہ تشریف لے گئے سعودی عرب دبئی مسقط اور پتہ نہیں کہاں کا اور کیونکہ لوگ ان کو ٹکٹ دے کے بلا رہے ہیں کہ ایسی باتیں تو ہم نے کہیں سنی بھی نہیں اور ان کی سعادت ہے اللہ والوں کو اپنے گھر بلانا تاکہ بیان وہ خود بھی سنیں ان کے بچے بھی بچ پائیں اور کتنے لوگوں کو فائدہ ہو جائے اس سے اس لیے کسی اللہ والے سے بدگمانی نہیں کرنی چاہیے اگر کوئی بات سمجھ میں نہیں آ رہی تو مفتیانے کرام سے پوچھ لینا چاہیے کہ یہ ایسی بات کر رہے تھے آپ بتائیے صحیح ہے کہ نہیں صحیح بات بتائی جا رہی ہے الحمدللہ علماء کرام کا اس فقیہ پر اعتماد ہے ماشاءاللہ اب ایک شعر سن لیجئے فرماتے ہیں کہ چند دن گانے بجانے طائف صاحب کا شعر ہے چند دن گانے بجانے سے یہاں رک جائیے ارے بابا چند دن گانے بجانے سے یہاں رک جائیے شوق سے جنت میں پھر شوق سے جنت میں پھر گاتے بجاتے جائیے چند دن رک جائیے گانوں میں کیا ہوتا ہے الٹی سیدھی باتیں ہوتی ہیں ایمان تباہ والی اے لڑکی کیا گانا کیا کیا ہو رہا ہے اے لڑکی تجھ پہ ایمان بھی قربان توبہ توبہ ایمان اتنا سستا ہے کہ گانے کی وجہ سے لڑکی پہ ایمان بھی قربان کر دیں ایسے ایمان بھی چلے آتا ہے اس ایمان پہ ہمیں آبا و اجداد سے امی ابو نانا نانی سے ایمان مل گیا ہے تو ہم لوگ اس کا یہ شکریہ ادا کر رہے ہیں اس کو ضائع کر دیں لڑکی کی وجہ سے اللہ کو ناراض کر دیں تمہیں ہاں یہ بات رہ گئی کمر جھک کے مثلے کمانی ہوئی کمانی کے کمر کیوں جھک گئی بوڑھوں کی جھک جاتی ہے کہ نہیں اس سے کوئی دل لگائے گا بوڑھے سے اس وقت ہے اب آگے سنو وہ یوں یوں بھی تو کرو نانا کہتا ہے کیسے نانا کہتا ہے آجا آجا آجا نانی کہتی ہے نا نا نا نا اور آگے حضرت والا کا شعر سنیے گا ان کے بالوں پہ غالب سفیدی ہوئی کوئی دادا ہوا کوئی دادی ہوئی کوئی دادا ہوا کوئی دادی ہوئی بیٹھ جائیں اچھا حضرت والا کا ایک اینٹی بایوٹک شعر ہے سنیے گا حسینوں سے بچنے کے لیے فرماتے ہیں کتابی چہرے جو ہوں گے بینگن تو ٹوٹ جائیں گے سارے بندھن ماشاءاللہ کہہ دیجئے مجھے چہرہ حسین لگ رہا ہے نا بچوں کے بعد وہ ایسے ادھر گول مٹول چہرہ ہو جائے بینگن کی طرح ہو جائے گا مگر میرے شیخ فرماتے تھے عورتیں پریشان نہ ہوں کہ میرے شوہر مجھ سے بھی نفرت کریں گے نہیں یہ اس لیے بتایا جا رہا ہے تاکہ آپ کا شوہر آپ سے پیار کرے باہر والی عورتوں سے بچ جائے اس لیے یہ باتیں بتائی جا رہی ہیں तो सुनिएगा कि ताबी चेहरे जो होंगे बैंगन तो टूट जाएंगे सारे बंधन वो शाहजादी लगेगी भंगन वो शाहजादी लगेगी भंगन अगरचे पहने वो लाख कंगन वो शाहजादा लगेगा भंगी अगरचे करके वो आए कंघी इसलिए फरमाते हैं हजरत वाला कि गंजे हो जाओ गंजी टिन करा लो कोई लड़की तुम्हें देखेगी भी नहीं और जब लड़कियों के काफले से गुजरना पड़े लड़कियों के कॉलेज के सामने से वैसे तो गुजरना नहीं चाहिए हाँ अगर कोई ऐसी जगह जाना पड़े यूं करके जबान ला बोलेंगे कोई पागल जा रहा है लड़कियों की नजर में पागल बनना ही अच्छा है हजरत वाला नौजवानों के गंजे करवा देते थे ताकि हसीनों से बच जाओ वरना लड़के क्या लग रहे हैं ब्रिल क्रीमें लग रही हैं क्यों लग रही हैं वो असल में वो क्या लड़की की वजह से ब्रिल क्रीमें लग रही हैं जुल्फे सवार रहे हो माशाल्लाह तो मैं बातें बहुत सारी रह गई बहुत सारी हो भी गई नाशरी भी सुना रहा था ये सुबह है क्या था वो ये सुबह है मदीना ये शाम मदीना मुबारक तुझे ये कयाम मदीना मुबारक तुझे ये कयाम मदीना ये सुबह है मदीना ये शाम मदीना भला जान क्या जाम मीना ए आलम ये दुनियावी शराब के जाने बच्चों के लिए टॉफियां लाए हो टॉफियां लाए दे दें अभी दे दें बच्चों को जाना भी होगा जो बच्चे बैठे हैं उनको टॉफियां दे दें भला जाने क्या जाम मीना ए आलम तेरा कैफ ए खुश खराम मदीना मदीना मदीना मदीना मदीना बड़ा लुत्फ देता है नामे मदीना बड़ा लुत्फ देता है नामे मदीना सुकून जहां तुम कहां ढूंढते हो सुकून जहां है निजामे मदीना मदीना मदीना मदीना मदीना बड़ा लुत्फ देता है नामे मदीना और आखिरी शेर है हो आजा मेरी तरफ से टॉफियां सब बच्चों के लिए बड़ों को भी दे सकते हैं अगर बच जाए तो अपने को नहीं जो दूसरे आए दोस्त हमारे उनको दे दें हमारे लोगों को हम दे देंगे जो हमारे साथ रहते हैं इंशाल्लाह मेरे शेख के पास कभी आए जो मर्द हजरात हैं हजरत वाला के पास फ्री का लंगर चलता है सुबह से शाम तक रहें अभी किताब दी जाएगी आपको उस पर एड्रेस लिखा हुआ है आप लोग खाना भी खाएं मेरे शेख के साथ चाय भी पिए मगर मुझे फोन करके आ जाइए कराची में मेरे शेख की सुबह से शाम तक मजलिस से होती है खिलाया भी जाता है पिलाया भी जाता है और रुलाया भी जाता है हंसाया भी जाता है और इतने लोग आते हैं हम देखेंगे हैरान हो जाएंगे कराची के लोग यानी लड़कों से बच रहे हैं लड़कियों से बच रहे हैं वहां पे रह के भी और अच्छे अखलाक वाले हैं और अपने कारोबार भी कर रहे हैं कार भी है कारोबार भी है दिल में यार है कोई दीन कोई मना थोड़ी करता कारोबार करने को दीन तो एतदाल सिखाता है कि मना थोड़ी है सब कुछ छोड़ के एक जगह चले आओ ऐसा नहीं दुनिया में रहते हुए अल्लाह वाला बन के दिखाना है सारे काम करते हुए अल्लाह वाला बन के दिखाना है कौन से काम जायज काम नाजायज काम नहीं बैंक की मुलाजमत हराम है इंश्योरेंस करवाना लाइफ इंश्योरेंस करवाना क्यों हमारे बच्चे खाएंगे इसका मतलब है अल्लाह हराम हराम लेकर बच्चे कहां हराम खाएंगे तो फिर कैसी उनकी तरबियत होगी इसलिए रज़ाक अल्लाह ताला है अल्लाह ताला पे भरोसा करना चाहिए बैंक की नौकरी वालों के घर खाना भी नहीं खाना चाहिए अगर कोई शख्स बैंक में काम करता है करीबी बहन है बहनों ही है करीब से करीब रिश्तेदार है वहां बैंक की नौकरी करते हैं उनके शौहर हम उनके पास जाएंगे मिलेंगे उनसे बदतमीजी भी नहीं करेंगे और सलाम दुआ करके आ जाएंगे खाएंगे नहीं उनके पास कुछ पिएंगे नहीं उनके पास क्योंकि हराम के पैसे आ रहे हैं और हराम खा रहे हैं और अल्लाह ताला का ऐलान है जंग सूद लेता है बैंक की मुलाजमत में सूद का सारा काम होता है तो ऐसे लोगों के अगर खाना भी नहीं खाना चाहिए अगर कोई बैंक मैनेजर लग जाए उसको हार पहनाने जाना उसको मुबारकबाद भी नहीं देनी चाहिए कि आपकी जॉब लग गई है बैंक के अंदर यानी अल्लाह का तो ऐलान जंग है और आप मुबारकबाद दे रहे हैं कि आपकी जॉब लग गई मुबारक हो इसी तरह जो माँ बहन बेटी आई हुई है وہ ان کے لیے کچھ باتیں عرض کر دیتا ہوں. خواتین بھی آئی ہوئی ہیں. حدیث شریف میں آتا ہے, پہلے تو قرآن شریف کی بات بتاتا ہوں کہ عورتوں کے لیے حکم ہے کہ سر کے بالوں سے لے کر پیروں کے ناخن تک عورت اپنے آپ کو چھپا لے. عورت چھپنے کی چیز ہے, چھپنے کی چیز نہیں ہے. برقع پہنے, برقع نہیں ہے تو جب تک برقع منع خریدنا چاہیے, پاکٹ منی جمع کر کے, پیسے جمع کر کے برقع خریدنا چاہیے. جو عورت برقع نہیں پہنے گی تو اس کے اعضاء جھلکیں گے اور غیر محرم مردوں کی نظر پڑے گی. اس لیے اللہ کے لیے برقع خریدیں پیسے جمع کر کے, سادہ برقع ہو, ڈیزائن والا نہ ہو. پتہ چلا ہے کہ عورتیں ڈیزائن والا برقع خرید گئی. بھائی برقعے کا مقصد تو سادہ تھا, آپ نے پورے اوپر سے نیچے سے موتی جڑے ہیں, وہ سانپ بنا ہوا ہے. تو برقعے کا مطلب تو یہ تھا کہ آپ چھپ جائیں. آپ تو اور چھپا رہی ہیں, اور مردوں کی نظر پڑ رہی ہے. خصوصاً داڑھی والے ایسے لوگوں کو زیادہ دیکھتے ہیں وہ نفس کی, کیونکہ انہوں نے اپنی اصلاح تو کروائی نہیں. سمجھ رہے ہیں داڑھی رکھ لی تو مغفرت ہو جائے گی. داڑھی تو بڑی نعمت ہے, مگر داڑھی سے, داڑھی کے بعد نظر بھی تو بچانی ہے ہم لوگوں کو. داڑھی کے بعد اچھے اخلاق سے بھی تو پیش آنا ہے, بیوی کی خطاؤں کو معاف کرنا ہے. ایسے پٹائی کرتے ہیں, ایسے ٹھکائی کرتے ہیں, سمجھتے ہیں کوئی غلام ہے, اللہ کی بندی ہے. میرے شیخ فرما رہے تھے, ایک جگہ بات رہ گئی, جیسے ماں باپ کے ستانے والے کو دنیا میں عذاب آ جاتا ہے, اسی طرح جس شخص نے اپنی بیوی کا ناک میں دم کیا ہوا ہے, پٹائیاں کرتا ہے, طلاق کی دھمکیاں دیتا ہے, غصہ کرتا ہے, ایسے لوگوں کو میرے شیخ نے فرمایا ایسے لوگ بھی دنیا میں عذاب میں پائے گئے. ان کے اوپر فالج گر گیا, بڑے بڑے عذاب آئے کہ اللہ کی بندی کو ستا رہے ہیں. مظلوم ہو جاتی ہیں بیویاں, کہاں جائیں گی بیچاری. بچوں کے بعد تو اور کمزور ہو جاتی ہیں, اور ہم لوگ شوہر اپنا غصہ سارا بیوی پہ نکال رہے ہیں. جبکہ قرآن شریف میں حکم ہے کہ ان کے ساتھ اچھے اخلاق سے پیش آؤ. اللہ کی بندیاں ہیں, ہماری نوکرانی نہیں ہے, اللہ کی بندیاں ہیں. حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کریم شوہروں پہ عورتیں غالب آ جاتی ہیں, اور بد اخلاق اور کمینے شوہر عورتوں پر غالب آ جاتے ہیں. اور میں اس کو پسند رکھتا ہوں کہ عورتیں میرے اوپر غالب رہیں اور وہ مجھ سے اونچی آواز میں بات کرتی رہیں, اور میں اس کو پسند نہیں کرتا کہ میں بد اخلاق ہو کے عورتوں پر غالب آ جاؤں. یہ کالی کملی والے کا فرمان ہے. ہماری مائیں کچھ باتیں کر رہی تھیں, حضرت عمر رضی اللہ عنہ گھر میں داخل ہوئے تو سب مائیں چپ ہو گئیں. پھر حضور صلی اللہ علیہ وسلم جب گھر میں داخل ہوئے, سب نے دوبارہ باتیں شروع کر دیں. ہماری ماؤں نے عرض کیا رسول اللہ, حضور صلی اللہ علیہ وسلم پوچھا کیا معاملہ ہے. فرمایا ہمارا پالا رحمت للعالمین صلی اللہ علیہ وسلم سے پڑھا ہے, ہم بھی جب گھر میں جائیں بیوی خوش ہو جائے, بچے خوش ہو جائیں کہ ہمارے ابا آئے ہیں, بیوی خوش ہو جائے میرا شوہر آیا ہے. ایسے مثالی شوہر بن کے دکھائیں, مشکل ضرور ہے پر عمل کر کے دکھائیں. حضور صلی اللہ علیہ وسلم کی تعلیمات کے آگے اپنے دل کو جھکا دیں, اکڑفو مت دکھائیں, تواضع دکھائیں. من تواضع للہ رفعہ اللہ, اللہ کے لیے تواضع دکھائیں کہ اللہ کے رسول کا حکم آ گیا بیویوں سے نرمی کرو تو ہم نرمی کریں گے. حدیث میں آتا ہے عورتیں ٹیڑھی پسی سے پیدا ہوئی ہیں, ان کو سیدھا کرو گے ٹوٹ جائیں گی. ٹیڑھی پسی سے کیا مراد ہے؟ اس میں تعلیم ہے عورتوں کے ساتھ بھلائی کے ساتھ پیش آنے کی, ان کے ساتھ نرمی کرنے کی, ان کی خطاؤں کو معاف کرنے کی. خصوصاً داڑھی والوں کو پتہ نہیں کیوں غصہ آج کل زیادہ آنے لگا ہے, غصے کی اصلاح کروائیے نا. پھر حدیث میں آتا ہے غصہ ایمان کو ایسے تباہ کر دیتا ہے جیسے ایلوا شہد کو تباہ کر دیتا ہے. بالکل شرم نہیں آتی. میرے شیخ فرماتے ہیں ہماری بیٹی پہ کوئی ظلم کرے اور رخصت ہو کے جائے داماد پہ, دل نہیں چاہے گا کہ کیسا ظالم داماد ہے. تو ہماری بیوی بھی تو کسی کی بیٹی ہے, اور اس کو ہم ٹھکائی کر رہے ہیں, پٹائی کر رہے ہیں. معاف کرنا چاہیے, اللہ کی بندی سمجھ کر, اللہ کی بندی سمجھ کے اس کی خطاؤں کو معاف کرنا چاہیے. تو بات چل رہی تھی عورتوں کے پردے کی, بس ختم کر رہا ہوں کہ سر کے بالوں سے لے کر پیروں کے ناخنوں تک عورت اپنے آپ کو چھپا لے. اے میری ماں بہن بیٹی, اس میں تکلیفیں آئیں گی. اور قرآن شریف میں بھی آتا ہے جو اللہ کے رستے میں مجاہدہ کرتے ہیں, گناہ سے بچنے میں تکلیفیں تو آئیں گی, داڑھی رکھنے میں تکلیفیں تو آئیں گی. کیا تکلیف آئے گی؟ کوئی جلتی ہوئی ریت پہ نہیں لٹائے گا, صرف آپ کو زبان کے تانے سننے ہوں گے. یا زیادہ سے زیادہ شوہر پٹائی کرے گا, یا زیادہ سے زیادہ والدین پٹائی کریں گے. پٹائی سہ لیں, اللہ کے لیے سہ لیں. عورتوں نے بڑی بڑی قربانیاں دی ہیں, سہ لیجئے اس پردے پہ, سہ لیجئے پٹائی, انشاءاللہ وہی شوہر آپ کا نرم ہو جائے گا انشاءاللہ. یہ تو بڑی ماشاءاللہ اپنے دین پہ جمی ہوئی ہے, اللہ تعالیٰ اس کے دل کو نرم فرما دیں گے. یہ تو پردہ چھوڑنے کو تیار ہی نہیں ہے. اور کیسا ظالم شوہر ہے جو صرف طلاق دے دیتا ہے بیوی کو پردے کی وجہ سے, نالائق شوہر ہے. وہ تو شکر کرنا چاہیے کہ ہماری بیٹی بیوی پردہ کر رہی ہے, بیٹی پردہ کر رہی ہے, ماشاء اللہ اس کو دین کی طرف دل اس کا مائل ہو گیا, شکر کرنا چاہیے. ورنہ کیا ہم چاہتے ہیں ہماری بیٹی بے پردہ گھومے, ہماری بیوی بے پردہ گھومے؟ آپ کو تو خوش ہونا چاہیے. حدیث میں آتا ہے نیک بیوی بہت بڑی دولت ہے, پردے والی جس کو مل جائے بہت بڑی دولت ہے. آپ کو اس کے ساتھ تعاون کرنا چاہیے, نہ کہ اس کا مذاق اڑا رہے ہیں, نہ کہ اس پہ ظلم کر رہے ہیں, پٹائیاں کر رہے ہیں. कितनी बड़ी बात है इस जमाने में जो पर्दे को जिंदा करेगा जो दाढ़ी रख लेगा और जो सुन्नतों को जिंदा करेगा 100 शहीद का उसको सवाब मिलेगा एक हदीस में आता है सहाबा इकराम ने पूछा एक वक्त ऐसा आएगा जिस वक्त जो दीन पे चलेगा उसको 50 मोमिन के बराबर सवाब मिलेगा सहाबा इकराम ने पूछा 50 मोमिन हमारे जमाने के या उस जमाने के फरमाया हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने हमारे जमाने के यानी इस वक्त जो दीन पे चलेगा उसको 50 सहाबा इकराम के बराबर सवाब मिलेगा उनके बराबर कोई हो भी नहीं सकता सिर्फ सवाब मिलेगा क्योंकि इस वक्त दीन पे चलना ऐसा है जैसे हाथ पे अंगारा रखना ए औरत अल्लाह की बंदी हिम्मत करके पर्दा कर ले अल्लाह से दो नफिल पढ़ के झोलियां फैला फैला के अपने शौहर के लिए दुआ मांग इंशाअल्लाह अल्लाह उसका दिल फेर देगा अल्लाह रहीम और करीम है जो अल्लाह का हो जाए अल्लाह उसका होता है कुरान शरीफ का वादा है जो तक्वा इख्तियार करता है वमन यत्तकिल्लाह यजअल लहू मखरजा उसको सारे मुसीबत से खराज देते हैं हम तक्वा समझते हैं ज्यादा नफलें पढ़ने मैंने मस्जिदें बनवा दी मैं तहज्जुद पढ़ लिया मैंने इशराक पढ़ लिया मैंने उमरे कर लिए ये तक्वा नहीं है ये तक्वा की शाख है तक्वा नाम है सब मुहद्दिसीन बड़े बड़े उलमाए कराम इनकी जूतियां उठाने की इस फकीर को अल्लाह ने तौफीक दी सबका इस पर इजमा है पूरी दुनिया के सहाबे कराम सारे सहाबे कराम औली अल्लाह तक्वा नाम है गुनाहों को छोड़ने का कफ नफ्स अनिल हवा कि हमने बदनजरी छोड़ी कि नहीं छोड़ी गाने छोड़े कि नहीं छोड़े पूरी रात बीवी बिचारी इंतजार कर रही है और शौहर लैपटॉप के ऊपर चैटिंग कर रहा है शौहर लैपटॉप के ऊपर दीनी बयान सुन रहा है उसका क्यों सुनते हैं इन्ना लि ज़ौजी का अलैका हक्का तुम्हारी बीवी का भी तुम्हारे ऊपर हक है इन्ना लि ज़ैफी का अलैका हक्का तुम्हारे मेहमान का भी तुम्हारे ऊपर हक है और इन्ना लि नफ्सी का अलैका हक्का तुम्हारी आंखों का भी तुम्हारे ऊपर हक है तू 6 घंटे सोना चाहिए ये नहीं कि एक टांग पे खड़े होकर अल्लाह को खुश करने के लिए पूरी रात एक टांग पे खड़े होकर तहज्जुद पढ़ रहे हैं ये अपने ऊपर जुल्म करना है सोना भी चाहिए हजरत थानवी रहमतुल्लाह फरमाते थे 6 घंटे सोना जरूरी है ताकि इंसान बशाशत रहे चिड़चिड़ापन ना हो गुस्सा ना हो क्योंकि अपने मिजाज को कंट्रोल करना सारे अंबिया हलीमुत्तबा थे बर्दाश्त का मादा था ये तो बयान कर रहा हूं वरना ऐसे डायरेक्ट किसी से कहना नहीं है बयान में तो ऐसे कह सकते हैं ताकि लोगों को जोश चढ़े नफ्स दिल हमारा थोड़ा हिले कि हम कहां जा रहे हैं मेरे शेख फरमाते हैं कहां जा रहा है किधर देखता है जा रहा है कब्र की तरफ और देख रहा है फेसबुक के ऊपर देख रहा है यूट्यूब और टीवी के ऊपर और मेरे शेख फरमाते थे जो टीवी लाने वाला बड़ा आदमी है ना घर का सरबरा उसी वो जब मर जाएगा मरने के बाद गुनाहे जारिया बन रहा है वो आप सोच लीजिए क्या हम गुनाहे जारिया चाहते हैं सदका जारिया चाहते हैं मस्जिद बनवा के सदका जारिया तो कर दिया मां बेटी को जहेज में टीवी दे दिया वो गुनाहे जारिया बन रहा है कुछ फिक्र करनी चाहिए न जाने बुला ले पिया किस घड़ी तू रह जाए तकती खड़ी की खड़ी और फरमाते हैं हजरत वाला यूं तो दुनिया देखने में किस कदर खुश रंग थी कब्र में जाते ही दुनिया की हकीकत खुल गई दुनिया की हकीकत कब्र में खुल जाएगी सब अकेला जाना है सब हिसाब जुल्म अंधेरों में से होगा सब हिसाब लिया जाएगा क्यों बीवी की पिटाइयां की थी क्यों बच्चों में जुल्म किया था खिंचाई की थी जो औरतें बच्चों की खिंचाइयां करती हैं भाई आप बैठ जाए हम खाना पीना कुछ नहीं करेंगे आप तकल्लुफ कुछ ना करें हम बस फौरन जाएंगे बयान करके जहां बयान होता है हम ना खाना खाते हैं ना जूस पीते हैं ना सेवन अप पीते हैं वैसे अपने घर में पी सकते हैं मगर जहां बयान होता है हम ना जूस पियेंगे ना खाना खाएंगे ना रूह अफजा पियेंगे ना दूध पियेंगे और ना बिस्कुट खाएंगे ना टॉफी खाएंगे आप ठीक है आप इकराम के वजह से कर रहे हैं मेरे शेख ने मना किया है वरना लो हजरत वाला इससे बड़ा फायदा होता है बहुत से लोग जहां बयान होता है खाना होता है वहां बयान कर लेते हैं फिर लोग बदगुमानियां करते हैं ये तो खाना खाने आए थे मुल्ला जीजा खदम शरीफ बकरे शकरे हजम शरीफ अल्लाह वाले उनके गुलाम अल्लाह के लिए बयान करते हैं इसलिए हम यहां से चले आएंगे इंशाल्लाह आप फिर कभी आएंगे आप फिर कभी बुलाएं हम जूस भी पी लेंगे इंशाल्लाह हम आपके मैं आपकी मेजबानी को जरूर कबूल करेंगे आप कारी अतल्लाह साहब के बेटे हैं माशाल्लाह कारी साहब हैं अल्लाह वाले हैं इस वक्त गए हुए वो बेचारे आ नहीं पा रहे मगर उनकी बरकतें मिल रही हैं मदरसा उन्होंने इतने इखलास से बनाया और माशाल्लाह इसमें बड़े अनवारात मालूम हो रहे हैं माशाल्लाह अपने कुरान पाक की तजवीद दुरुस्त करवाना वाजिब है देखिए अगर कोई हमारा बच्चा मैट्रिक में फेल हो जाए इंटर में फेल हो जाए अच्छा ग्रेड नहीं आए बाप कितना परेशान होता है ठीक है वो दुनियावी पढ़ाई है और वो उसमें सप्ली देकर दोबारा पैसे देकर पास भी हो सकता है मगर आखिरत में अगर फेल हो गए फिर क्या होगा और अगर कुरान की पाक की तजवीद दुरुस्त नहीं करवाई मौत आ गई फिर क्या होगा कुरान शरीफ में आता है वरत्तिलिल कुरान तरतील कुरान को तरतील के साथ पढ़ो तरतील के मायने क्या है तजवीदुल हरूफ व मारिफतुल वकूफ حمزہ اور عین میں فرق ہو, قاف اور کاف میں فرق ہو, سین اور صاد میں فرق ہو, ان کسی قاری صاحب سے, مرد کسی قاری صاحب سے, عورتیں کسی قاریہ سے درست کریں. عورتوں کو جائز نہیں, قاری صاحب آ رہے ہیں گھر کے اندر, 10 سال کی بچی ہو گئی, قاری صاحب سے پڑھوا رہے ہیں, قاری صاحب کو پڑھانا بھی نہیں چاہیے, اور ہم لوگوں کو ایسے قاری صاحب سے پڑھوانا بھی نہیں چاہیے جو بے پردہ عورتوں کو پڑھا رہے ہیں. 10 سال کی بچی نہیں رہی ہے, وہ بڑی ہونا شروع ہو گئی ہے, 10 سال سے پردہ شروع ہوتا ہے. عورتوں کو بھی 10 سال کے لڑکوں سے احتیاط کرنی ہے, 12 سال کے لڑکوں سے پردہ شروع کر دینا ہے, احتیاط شروع کر دینی ہے. 15 سال سے تو بالکل ہی بالغ ہو گیا, اب احتیاط کرے گی عورت, نامحرم اس کے لیے, وہ نامحرم ہو گیا. چچی نامحرم ہے, ممانی نامحرم, ہم لوگوں کے لیے خالہ کی لڑکیاں, تایا کی لڑکیاں, چچا کی لڑکیاں, ماموں کی لڑکیاں. اور حضور صلی اللہ علیہ وسلم فرماتے ہیں دیور موت ہے تو بھابھی بھی موت ہو گئی. مردوں کے لیے بھابھی سے پردہ ہے, عورت کے لیے دیور سے پردہ ہے, بہنوئی سے, خالہ زاد, تایا زاد, چچا زاد, ماموں زاد. دیکھیے اللہ کے عاشق کسی سے ڈرتے نہیں ہیں, ان کو یہ شعر پڑھ دو, اے دیکھنے والی مجھے ہنس ہنس کے مت دیکھو, تم کو بھی محبت کہیں برقع نہ اڑا دے. اگر کوئی داڑھی رکھنے میں مذاق اڑا ہے اس سے شعر پڑھ دیں, اے دیکھنے والوں مجھے ہنس ہنس کے نہ دیکھو, تم کو بھی محبت کہیں مجھ سا نہ بنا دے. اللہ جی محبت, حضور صلی اللہ علیہ وسلم کی محبت, جب محبت آتی ہے تو داڑھی رکھنا آسان ہو جاتا ہے, گناہ چھوڑنا آسان ہو جاتا ہے. محبت ملتی ہے اہل محبت کی صحبت سے. قرآن شریف کی کھلی بھی آیت ہے, اے ایمان والوں اللہ سے ڈرو اور سچوں کے ساتھ رہ پڑو. سچے کون ہیں؟ سچے جو قال اور حال ایک ہیں. سچے وہ ہوتے ہیں جو عمل والے ہوتے ہیں, متقی, جن پہ مفتیان کرام کا اعتماد ہو اور بڑے بڑے مشائخ سے ان کو اجازت ہو دین پھیلانے کی, اور جنہوں نے واقعی میں عمل کرنے والے ہوں. سچوں کے ساتھ رہ پڑو, ایسے لوگ ہیں مگر کم ہیں. ان کے صحبت میں جاتے ہیں تو اپنے, جب ہم اللہ والوں کے پاس جاتے ہیں ہم سمجھ رہے تھے ہم تو اونٹ ہیں, اور اونٹ جب پہاڑ کے نیچے گیا جب پتا چلا او ہو پہاڑ بھی لوگ ہیں, ہمیں تو پتہ ہی تھا ہم بد نظری گناہ میں ملوث ہیں. بھابھی کو بھی دیکھ رہے ہیں, بیوی کی بہن سالی کو بھی دیکھ رہے ہیں, بولتے ہیں سالی آدھی گھر والی, اور اس سے حرام مزے لے رہے ہیں. سالی سے پردہ کرنا ضروری ہے. اگر آپ ہمت کر کے شروع کر دیں جب سسرال جائیں, سسرال حضرت والا فرماتے ہیں سسرال کے مائیں 6 دفعہ رال ٹپکتی ہے, 6 دفعہ رال ٹپک, میں کے مائنے, مائی کے ہاں, عورت مائی کے ہاں جا رہی ہے, میں کے, مائی کے ہاں. ہمارے حضرت والا ماشاء اللہ ہنساتے بھی تھے اور فرماتے ہیں نہ دیکھو کسی کی وائف ورنہ کھانی پڑے گی ولیم 5, خراب ہو جائیں گے تمہارے کوائف اور جگر میں گھسے گا اس کا نائف, اور یہاں حیدرآباد کے پاگل خانہ جانا پڑے گا. ایک صاحب پاگل خانے حیدرآباد سے گئے تھے تو وہاں دیکھا کہ جتنے بھی لوگ اکثر داخل ہیں وہ عشق مجازی کے مریض ہیں, لڑکیوں کے پیچھے پاگل ہوئے ہیں تو پاگل ہی ہو گئے, حیدرآباد کے پاگل خانے میں داخل ہیں. اس لیے ان حسینوں سے کچھ نہیں ملنے والا, شادی شدہ ہو گئے, بچوں والے ہو گئے, ابھی بھی انٹرنیٹ پہ بیٹھے دوسری عورتوں کو دیکھ رہے ہیں اور باہر سڑکیں والی عورتوں کو دیکھ رہے ہیں. کیا وہ مل جائے گی؟ کیا وہ مل جائے گی؟ اس لیے بہتر ہے نظر بچا کے ایمان کی حلاوت پالیں. مولویوں کی بات نہیں ہے, حضور صلی اللہ علیہ وسلم کی بات پہ یہ عرض کر رہا تھا, دل بچھا دینا چاہیے. یہ کالی کملی والے نے فرمایا اللہ کے خوف سے نظر بچا لیں تو اللہ تعالیٰ ایمان کی حلاوت سے دل کو بھر دیں گے. میری بیٹی بالکل ڈان ہو گئی ہے, آپ لوگ میری صحت کے لیے دعا فرمائیے, میں بھی آپ حضرات کے لیے دعا کرتا ہوں. وآخر دعوانا ان الحمد للہ رب العالمین. اب اللہ سے دعا کر لیتے ہیں, صلی اللہ علیہ نبی الامی, اللہ مجھے بھی اور ہم سب کو اللہ والا بنا دے, متقی بنا دے, عقل سلیم, قلب سلیم, فہم سلیم عطا فرما دیجئے, حق کو حق دکھا, حق میں چلنا ہمارا رزق بنا دے, باطل کو باطل دکھا, باطل سے بچنا رزق بنا دے. اے اللہ بدگمانی سے بچا لے, دل کو بغض سے, کینے سے پاک فرما دے. اے اللہ ہمارے دلوں سے بغض اور کینہ نکال دے, تکبر نکال دے, عجب نکال دے, حب جاہ نکال دے, حب مال نکال دے, اپنا قرب عطا فرما دیجئے, حسینوں سے بچنے کی توفیق دے دے, نامحرم عورتوں سے پردہ کرنے کی توفیق دے دے, بیویوں کی پٹائیاں کرنے سے بچا لے, ان کی خطاؤں کو معاف کرنے والا بنا دے, دین کی سمجھ عطا فرما دیجئے. اے اللہ خودرائی سے بچا لے, خود ہی دین پہ نہ چلیں بلکہ افتیان کرام سے مشورہ کر کر کے چلنے کی توفیق عطا فرما, جنہوں نے زندگی کھپا دی مدرسے کے اندر. اے اللہ یا جیسے یہاں پہ مفتی عامر صاحب ہیں, مفتی ثناء المومن صاحب ہیں, مزائل 9 نمبر کے اندر, اور بڑے بڑے علماء کرام, ان سے پوچھ پوچھ کے دین پہ چلنے کی توفیق عطا فرما, اس مدرسے کی ایک اینٹ کو قبول فرما لے. جتنے مدرسے, مساجد اور سچے اللہ والوں کی تزکیہ نفس کی جگہیں ہیں, تبلیغی مراکز, اور جہاں جہاں اہل حق کے دین کے شعبے کام کر رہے ہیں, سب کی فرشتوں کے ذریعے مدد فرما دیجئے. پاکستان کی ایک ایک ان زمین کی حفاظت فرما, شام کے مسلمان, برما کے مسلمانوں کی فرشتوں کے ذریعے مدد فرما, حرمین شریفین کی حفاظت فرما, بیت المقدس کی حفاظت فرما, بڑوں کا ادب نصیب فرما, چھوٹوں پر رحم کی توفیق عطا فرما, علماء کرام کا ادب نصیب فرما, تواضع عطا فرما, حضور صلی اللہ علیہ وسلم کے حکم کے آگے اپنے دل کو بچھانے کی توفیق دے دے اور عمل والا بنا دے. گھر کو ٹی وی سے پاک کرنے کی توفیق عطا فرما. جو لوگ انٹرنیٹ پہ تصویریں دیکھتے ہیں ان کو توفیق دے کہ انٹرنیٹ نکلوا دے اپنے موبائل سے, اور گناہوں سے بچنے کی توفیق آ سے نوازش فرما. اپنے موبائل کو پاک کرنے کی توفیق عطا فرما. اے اللہ میرے پیارے شیخ عارف باللہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ ہوگا, ان کی قبر کو نور سے بھر دیجئے. ان کے خاص خادم جنہوں نے سارے عالم میں جتنی کتابیں چھپ رہی ہیں وہ حضرت سید شیخ جمیل میر صاحب رحمۃ اللہ علیہ لکھیں, 40 سال ساتھ رہے وہ بھی دنیا سے چلے گئے, ان کی قبر کو نور سے بھر دے. اور جو میرے موجودہ شیخ ہیں قطب زمانہ حضرت شاہ فیروز عبداللہ میمن صاحب دامن رکاتہم عالیہ, ان کی زندگی برکت عطا فرما. بڑے پیارے اللہ والے ہیں, بڑے اچھے اخلاق والے, اور وہی باتیں کرتے ہیں جو معاشرے میں عام ہیں, اور ماشاءاللہ سینکڑوں لوگ اللہ کے ولی بن رہے ہیں ان کی باتیں سن کر. ان بزرگوں کا سایہ تادیر ہمارے اوپر قائم رکھیے, اور جتنے دین کے شعبے کام کر رہے ہیں سب کی فرشتوں ذریعے مدد فرما. قاری تعالی صاحب کو بھی صحت عطا فرما, ان کے گھر والوں کو بھی صحت کاملہ عاجلہ مستمرہ عطا فرما. اے اللہ جن لوگوں کی دعاؤں کی فرمائش کی ہے, جو امید رکھتے ہیں, جو کہنا چاہتے تھے نہیں کہہ سکے, تمام کی جائز حاجت پوری فرما دیجئے, یہاں بیٹھنا قبول فرما لیجئے. جو ماں بہن بیٹیاں آئی ہوئی ہیں ان سب کو بھی رابعہ بصریہ بنا دیں, شرعی پردہ پر استقامت عطا فرما دیجئے. ان کو اپنے شوہر کا حق ادا کرنے والا بنا دیں, شوہر کا خوب خیال رکھنے والا بنا دیں, شرعی پردہ کی ہمت دے دیجئے. جو عورتیں پردہ کر رہی ہیں ان کو استقامت دے دیجئے, جو نہیں کر رہی ہیں ان کو توفیقات سے نوازش فرمائیے. ڈائجس سے توبہ کرنے کی توفیق عطا فرما, گانے سننے سے توبہ کرنے کی توفیق عطا فرما, حضور صلی اللہ علیہ وسلم کا عشق نصیب فرما, با عمل والا عشق, اچھے اخلاق نصیب فرما, غصے کو پینے والا بنا, معاف کرنے والا بنا. 1,00,000 بیوی خطائیں ہوں 1,00,000 معاف کرنے والا بنا. اے اللہ ہم سب کو توفیق دے ہم معاف کر دیں. وصلی اللہ علی نبی الامی آمین یا ارحم الراحمین. دیکھیے حضرت واشی رضی اللہ تعالیٰ بیٹھ جائیں, انہوں نے کس بے دردی سے قتل کیا تھا حضور صلی اللہ علیہ وسلم کے چچا کو, مگر اللہ کے وہی آئے کہ ان کو معاف کر دو. حضور صلی اللہ علیہ وسلم فرمایا میں ایک کے بدلے 70 قتل کروں گا, میں دیکھیے حضور صلی اللہ علیہ وسلم نے معاف کر دیا. معاف کرنا نیک بندوں کی صفت ہوتی ہے. تو گھر میں جو چھوٹے موٹے جھگڑے ہوتے ہیں چھوٹی چھوٹی باتوں میں شیطان لڑواتا ہے, بڑا خوش ہوتا ہے, اپنا تخت بچھا کے بڑے ہو ہو کے نعرے لگاتا ہے میں نے میاں بیوی میں لڑائیاں کروا دی. بھائی اللہ نے ہمیں مرد بنایا ہے, اللہ کے لیے بیوی کی خطاؤں کو معاف کرنا سیکھیں. مرد تو وہی ہے جو حضور صلی اللہ علیہ وسلم فرماتے ہیں خیارکم لنسائیم, بہترین وہ ہے اپنی بیوی کے ساتھ اچھا ہے. وہ بیچاری اس لیے رخصت ہو کے آئی تھی کہ یہ شوہر مجھے خوش رکھے گا, شادی کے بعد دھمکیاں دے رہا ہے بیچاری کو. کچھ آج ہی میرے شیخ نے فرمایا جنہوں نے ستایا ہوا ہے عزت کو اللہ کے لیے داؤ پہ لگائیں, بیوی کو سینے سے لگائیں اور بولے آج تک جو میں نے تم کو ستایا ہے اے میری بیوی مجھے معاف کر دو, آئندہ میں تمہیں نہیں ستاؤں گا. پھر دیکھیے وہ خوش ہو جائے گی, عورتوں کا دل نرم ہوتا ہے, خوش ہو جائے گی, ماشاءاللہ آج میرے شوہر نے مجھ سے معافی مانگی ہے. اس سے آپ چھوٹے نہیں ہو جائیں گے, چھوٹا اور چھوٹا بننے میں فائدہ ہی فائدہ ہے. آپ توازو دکھائیں گے بیوی خوش ہو جائے گی, اللہ بھی خوش ہو جائیں گے کہ دیکھو کمزور کے ساتھ ظلم نہیں کر رہا بلکہ اس سے معافی مانگ رہا ہے. کیونکہ ہم لوگ ستاتے ہیں بیوی کو. میرے شیخ بیوی حضرت والا اپنی اہلیہ کو جو خاص بسکٹ پسند تھا صدر سے لے کر آتے تھے, اور ایک نہیں دو دو لے کر آتے تھے, اتنا خیال رکھتے تھے اپنی اہلیہ کا. میرے شیخ فرماتے اپنی بائک کا بڑا خیال ہے, ٹوپی کا خیال, اپنے کپڑوں کا خیال ہے, بیوی کا کیوں نہیں خیال رکھتے؟ اس کی جائز خواہشات کا, اس کو بروز کھانے کا دل چاہ رہا ہے, اس کو چکن ٹکا کا دل چاہ رہا ہے, اس کو پردے والی عورت کبھی دل چاہتا ہے میں گھوم کر آؤں. ایسے وقت جام شوروں کے بہت سارے اڈے ہیں وہ مطلب ایسے جگہیں ہیں گھومنے والی جگہ, کبھی بائک پہ یا رکشہ کر کے تھوڑا روکڑا نکالیں پیسہ نکالیں, کنجوس مکھی چوس کیوں بنے ہوئے؟ آپ کو شوق ہے باہر, ہم تو نکلتے ہیں. پردے والی عورت کو کبھی دل چاہتا ہے وہ جائز تفریح کروانی چاہیے, ورنہ وہ بےچاری گھر میں کام ہر وقت تو باہر نہیں نکالیں گے. پردے والی عورتوں کو شوق بھی نہیں ہونا چاہیے ہر وقت باہر جانے کا, مارکیٹ جا رہی ہے 8 نمبر بازار 6 نمبر بازار اور جو بھی بازار آئے شوہر کے ساتھ جائے, دوپہر میں جائے اپنے پسند, بات نہ کرے دکاندار سے, بیٹے کے ساتھ شوہر کے ساتھ بھائی کے ساتھ جائے اور وہ جو ہے پسند کر کے آ جائے, بات جو ہے شوہر کرے گا. تو تفریح جائز تفریح کا بتا رہا تھا, بیوی کو کبھی لے کے جائیں گھمانے لے کے جائیں, رکشے میں لے جائیں اور پردے کے ساتھ, جس وقت رش نہ ہو, صبح فجر کے بعد رش نہیں ہوتا جام شوروں میں ایسی, فجر کے فوراً بعد لے جائیں اور پھر اس کو کچھ کھلا دیں پلا دیں ناشتہ کرا دیں, اور برقعے میں ہو وہ خوش ہو جائے گی, اس کا دماغ کھلے گا, انشاءاللہ آپ کی خدمت کرے گی وہ کہ ماشاءاللہ میرا شوہر میرا بڑا خیال رکھتا ہے. انشاءاللہ گرم گرم زبردست اصلی گھی کے پراٹھے ملیں گے اگلے دن. اور میرے شیخ نے فرمایا بیوی کو خوشخبری سنا دو, اے میری بیوی, اور بوڑھی ہو گئی اس سے بولو اے میری بڑھیا, سکر کی بڑھیا, واہری میری گڑیا, اور اس سے بولے कि तुम मेरे शेख ने फरमाया ये खुशखबरी बस खत्म कर रहा हूं बीवी को खुशखबरी सुना दो हमारी बीवियां जन्नत में हूरों से ज्यादा हसीन कर दी जाएंगी अभी आप अपनी शक्ल अगर आपकी खराब है तो आप फिक्र मत करें इंशाल्लाह आप जन्नत में जाएंगी क्योंकि आपने शौहर की जो है बिस्कुट ले आया नहीं अभी हम नहीं खाएंगे आप लोग खा लीजिए जाया नहीं होंगे बहुत लोग हैं खाने वाले अच्छा बात जज़ाक अल्लाह अभी नहीं रखें दस्तरखान के बगैर नहीं रखना चाहिए अभी बयान तो होने दो भाई जल्दी क्या है कारी साहब से हम बेतकल्लुफ हैं आप जरा जोश में बताएं आप नौजवान हैं आप होश में रहें अच्छा सुने जो है एक बात सुन लीजिए बेकरामी नहीं कर रहे आप हाफिज हैं कारी साहब के बेटे हैं मगर अभी जरा बात सुन लें दीन की बात नहीं बिस्कुट कहां से अभी बिस्कुट भी खा लेंगे ऐसी मना नहीं है मगर अभी नहीं खाएंगे हम लोग ये हजरत वाला का उसूल है हम उसूल पे चलेंगे हजरत मौला अब्राहिम साहब रहमतुल्लाह अलैह की एक सर ने चाय की दावत की वो सिर्फ चाय की दावत थी बयान नहीं था मगर अल्लाह वाले जब दावत में जाते हैं तो बयान भी कर देते हैं वहां इस वक्त हम बयान के लिए आए कुछ खाएंगे नहीं तो चाय के साथ वाय भी आ गई बिस्कुट समोसे पापड़ तो हजरत मौला शाह अब्राहिम साहब रहमतुल्लाह ने फरमाया भाई देखो तुमने टेलीफोन पे चाय का वादा किया था अल्लाह वाले अपने उसूल के पक्के होते हैं और सच्चे होते हैं खड़े होते हैं चाय पी और चले गए और फरमाया वाय जो है अपने दोस्तों को खिला दीजिए देखिए क्या प्यार है सुभान अल्लाह माशाल्लाह कहते हैं हमें आपसे भी नफरत थोड़ी आप लोग बड़े लोग हो माशाल्लाह हाफिज कुरान हो कारी साहिबान के बेटे हो आप लोग प्यारे लोग हम लोग कहां हम लोग तो दुनियादार लोग हैं अल्लाह ताला सच्चे अल्लाह वाला बनाए सिर्फ तोते की तरह तकरीरें करते रहते हैं अल्लाह ताला अमल की भी तौफीक देते असल चीज अमल है अमल नहीं होगा तो कोई फायदा नहीं बयान में असर भी नहीं होगा फिर अल्हम्दुलिल्लाह आपकी बेकरामी नहीं की हमने कारी साहब से हमारी बात हो जाएगी वो हमारे माशाल्लाह बड़े पुराना हमारा ताल्लुक है हम फोन पे उनको मना लेंगे हम आपकी नाराजगी की परवाह करें या अपने शेख की बात माने हजरत वाला की बात मानी जाएगी वो हमारे बड़े हैं हम उनकी बात मानेंगे जहां बयान होगा ना वहां सेमिनप चलेगी ना बिस्कुट चलेगा ना रूह अफजा चलेगा ना दूध चलेगा बहुत लोग हैं उनको खिला दीजिए आप नेक लोगों को खिलाएं हमारे हम कहां नेक हैं हम नेकों के खादे में अल्लाह ताला हमें नेक बना दे आप लोगों के हुस्ने ज़न से बढ़ के बना दे अपनी रहमत से बात बस बहुत जरूरी बताया था देखिए रह गई बिस्कुट की वजह से उसको यहां से इस पे कुरान शरीफ रखते हैं ना इसको उठा लीजिए कुरान शरीफ जहां रखते हैं उसके ऊपर बिस्कुट वगैरह नहीं रखने चाहिए उसको पकड़ लीजिए जिस रेहल के ऊपर कुरान शरीफ रखी जाती है उसमें चश्मा नहीं रखना चाहिए उसके ऊपर दीनी किताब भी नहीं रखनी चाहिए अदब है बेअदब महरूम मुंदस फजले रब बेअदब अल्लाह के फजल से महरूम रहता है एक बात बहुत जरूरी चल रही थी खवातीन के बारे में हाँ औरतें हूरों से ज्यादा हसीन कर दी जाएंगी उन्होंने शौहरों की खिदमत की नमाजें पढ़ी रोजे रखे और अल्लाह ताला उनको एक्स्ट्रा नूर उनके चेहरे पर डाल देंगे वाखरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन दुआ हो गई ना बस हो गई ना दुआ किताबें ले लीजिए हजरत वाले किताबें جزاک اللہ خیر السلام علیکم ورحمۃ اللہ وبرکاتہ